وہ مالک رزق ہر نفس ہے کسی کو رکھتا نہیں ہے بھوکا، وہ مالک رزق ہر نفس ہے کسی کو رکھتا نہیں ہے بھوکا، امیر ہو یا غریب بندہ وہ ہر ایک کو کھلا رہا ہے۔ محترم سامعین، بلا تاخیر اب میں اپنے مہمان خصوصی جو آپ کے سامنے اولاد کی تعلیم میں والدین کا کردار پر گفتگو کریں گے، میں دعوت سخن دیتا ہوں کہ ایڈوکیٹ فیض سید صاحب آپ کے روبرو ہوں اور اپنے موضوع کا اظہار آپ کے سامنے کریں۔ ایڈوکیٹ فیض سید، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ وقال عز وجل فی القرآن المجید، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، یا ایہا الذین آمنوا قوا انفسکم واہلیکم نارا۔ وقال النبی صلی اللہ علیہ وسلم، علی کلکم رائی وکلکم مسئول عن رائیتی۔ تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے، اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ میں آپ سب کا استقبال اسلامی طرز سے کرتا ہوں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ الحمدللہ، جیسا کہ آپ تمام کے سامنے اعلان کیا گیا ہے کہ آج میں انشاءاللہ عزیز اولاد کی، بچوں کی تربیت، تعلیم اور تربیت، تو اولاد کی تعلیم میں یا تربیت میں والدین کا کیا کردار ہوں گا۔ تو گویا بات تو بچوں کے تعلق سے ہوں گی، لیکن اس اینگل سے ہوں گی کہ پیرنٹس کو، والدین کو کیا کرنا ہے۔ اس سے پہلے کہ آگے بڑھوں، ایک وضاحت یہاں ضروری ہے، وہ یہ ہے کہ بہت سارے لوگ یہ سوچیں گے کہ اولاد کی تربیت کا جب معاملہ ہو رہا ہے تو غیر شادی شدہ لوگوں کا کیا معاملہ، ان کو تو بچے ہی نہیں ہیں ابھی، وہ اس لیکچر سے کیسے فائدہ اٹھا سکتے ہیں۔ تو یہ چیز میں واضح کر دوں اور بتا دوں کہ کسی بھی عمل کے ہونے سے پہلے اس کی تیاری کرنا چاہیے۔ کسی بھی عمل کے ہونے سے پہلے، ایک شخص تھے، ایک عالم دین تھے، ان کے پاس ایک شخص آیا اور کہا، استاد میں آپ سے ایک سوال کرنا چاہتا ہوں، میں فکر مند ہوں اپنی اولاد کی تربیت کے تعلق سے، تعلیم کے تعلق سے۔ تو انہوں نے کہا، تیرا نکاح ہو گیا؟ تو کہا ہو گیا۔ تو کہا تو لیٹ ہو گیا۔ کہا صرف نکاح نہیں ہوا، میرا بچہ تو اب 3-4 سال کا۔ تو کہا تو بہت لیٹ ہو گیا، اس لیے کہ اولاد کی تعلیم کا مرحلہ اس کے لیے نیک ماں کے انتخاب سے شروع ہوتا ہے، نیک ماں کے انتخاب سے شروع ہوتا ہے۔ تو دیکھیے، یہاں جو پوائنٹ میں رکھنا چاہتا ہوں یہی ہے کہ یہ ایک ایسا ٹاپک ہے جس کے لیے انسان کو تیار ہونا، یاد رکھیے، انسان جب بالغ ہو جاتا ہے اسلام میں، وہ نکاح کر سکتا ہے، نکاح کر سکتا ہے مطلب اولاد پیدا ہو سکتی، اولاد پیدا ہوں گی مطلب تعلیم و تربیت کی ذمہ داری اس پر آ گئی ہے۔ آج ہم دیکھتے ہیں امت مسلمہ میں تعلیم کا کیا حال ہے، مجھے بہت زیادہ ڈیٹیل میں جانے کی ضرورت نہیں ہے۔ یہاں ایک تعلیم یافتہ طبقہ بیٹھا ہے اور سچر کمیٹی کی رپورٹ ہم تمام لوگوں نے پڑھی ہے، یہ کم از کم دیکھی ہے، یہ کم از کم سن رکھا ہے کچھ نہ کچھ۔ اس نے جو فگرز، جو آنکڑے، جو باتیں بتائی ہے مسلمانوں کی تعلیم کے معاملے میں، تو میں سمجھتا ہوں اس سے اندازہ ہو سکتا ہے کہ تعلیم کے میدان میں ہم کتنے پچھڑے ہوئے ہیں۔ والدین کا کتنا اہم رول ہے کہ اس معاملے میں اپنے بچوں کو وہ تیار کرے کہ بچے تعلیم حاصل کرے، اور تعلیم میں بلا تفریق دین اور دنیا میں دونوں کو شامل کر رہا ہوں۔ تعلیم میں انہیں خوب سے خوب دینی تعلیم سے آراستہ کرے اور خوب سے خوب دنیاوی تعلیم سے آراستہ کرے، یہ بہت زیادہ ضرورت ہے، یہ وقت کی سب سے اہم ضرورت ہے۔ یاد رکھیے کہ بچوں کے تعلق سے ہم فکر مند ہو جائیں، فکر مند ہو جائیں، اور یہ فکر مندی ایسی ہو کہ ڈے ون، جس کو کہتے ہیں پہلے دن سے ہم فکر مند ہوں کہ میرے بچے کو کیا تعلیم اور تربیت دی جائیں گی، کس طرح سے دی جائیں گی۔ ایک غلط فہمی یہ بھی ہوتی ہے، پیرنٹس، والدین یہ کہتے ہیں کہ اتنے اچھے یونیورسٹی میں ہم نے بچے کو ڈالا، اتنے اچھے اسکول سے بچہ پڑھا ہے، اتنے اچھے انسٹیٹیوشن میں اس کو ہم نے ڈالا ہے، اب پھر بھی کچھ تعلیم کا معیار بڑھ نہیں رہا ہے، کیا بات ہے؟ تو یاد رکھیے، آپ جو اسکول اور کالج اور یونیورسٹی کا نام لے رہے ہیں، یہ تعلیم اور تربیت کے مراحل میں اس کا بہت بات کا نمبر ہے، چونکہ تعلیم اور تربیت ماں کی گود سے شروع ہوتی ہے۔ جب پہلے مرحلے میں اگر بچہ فیل ہو جائے تو بعد کے مرحلے بہت زیادہ مددگار ثابت نہیں ہوتے، یاد رکھیں۔ اور ہم نے یہ سمجھ لیا कि हमारा काम ये है वालिद या वालदा वालदैन होने के नाते, पेरेंट्स होने के नाते, बस बच्चे को एक अच्छे स्कूल में डाल दे। अब स्कूल में डालने के बाद एक एकदम फिनिश बेहतरीन प्रोडक्ट जिसको कहेंगे, एक बेहतरीन इंसान उस स्कूल से बाहर निकल जाएगा, ऐसा नहीं हो सकता। याद रखिए, जब तक के वालदैन फिक्रमंद ना हो, इसके बारे में सोचे ना, बल्कि इसे फिक्रमंद नहीं बल्कि अमलन कुछ जब तक नहीं करेंगे हम, याद रखिए तब तक ये मामला इस उम्मत की तालीम के मामले में हालात सुधरने वाले नहीं हैं। तो ये बहुत अहम चीज़ है कि हम आज इस बात को समझें कि औलाद की तालीम ये कितना अहम मज़मून है, कितना अहम उन्वान और टॉपिक है, और सिर्फ हम सिर्फ सुने नहीं बल्कि हम प्रैक्टिकली कुछ करने की कोशिश करें। आइए, औलाद, औलाद बच्चे जो होते हैं इंसान को, ये अल्लाह की नेमत है, ये नेमत है। जिनको नहीं होती है वो अंदाज़ा लगा सकते हैं कि ये नेमत कितनी अजीम नेमत है, और ये इतनी बड़ी नेमत है कि बुज़ुर्ग अंबियाओं ने, जलील उल-क़द्र पैगंबरों ने, जब उनको औलाद नहीं हुई तो अल्लाह ताला से इसको मांगा। तो इससे ये पता चलता है औलाद बहुत अजीम नेमत है कि उन नबियों को जिनको अल्लाह ने औलाद नहीं दी, उन नबियों ने इस नेमत को अल्लाह से तलब किया। मिसाल के तौर पर इब्राहिम अलैहिस्सलाम, ज़करिया अलैहिस्सलाम, तो तलब की अल्लाह से। तो औलाद नेमत है, लेकिन ये बात भी याद रखिए, अगर ये औलाद नेमत है तो ये औलाद फितना भी है अगर इसकी सही से तालीम और तरबियत ना हो तो। औलाद अगर नेमत है तो ये बात भी याद रखिए, अगर इसकी तालीम तरबियत ना हो तो ये औलाद फितना भी हो सकती है। अल्लाह रब्बुल इज़्ज़त ने सूरह अनफाल सूरह नंबर 8 आयत नंबर 28 में और सूरह नंबर 64 आयत नंबर 15 में इसी का तस्करा किया और फरमाया, इन्नमा अमवालुकुम व औलादुकुम फितना, तुम्हारी औलाद और माल में तुम्हारे लिए फितना है। तो एक तो औलाद वो है जिसको अगर आप तालीम तरबियत दें तो आपके जाने के बाद दुनिया से सवाबे जारिया है, और एक तो औलाद वो है जिसको तालीम तरबियत अगर आपने ना दी, जिसकी वजह से वो बिगड़ जाए, तो ये अजाबे जारिया भी बन सकती है हमारे दुनिया से जाने के बाद। तो मैं समझता हूँ इस टॉपिक की, इस उनवान की अहमियत हम समझ रहे हैं कि वालदेन का कितना अहम रोल, कितना अहम किरदार है औलाद की तरबियत में। अब एक चीज़ एक मिसाल दे के समझाऊँगा कि बहुत सारे लोग जो बच्चों की घर में तरबियत नहीं करते, घर में माहौल नहीं देते जो होना चाहिए तालीम के लिए, और ये सोचते कि स्कूल में सब कुछ हो जाएगा, यूनिवर्सिटी सब कुछ कर देंगी, उसकी मिसाल कैसी, मैं आपको बताता हूँ। उसकी मिसाल ऐसी है कि एक आदमी गढ़ा खोद रहा है, समझ रहे आप, गढ़ा खोद रहा है, और दूसरा आदमी आकर उसमें मिट्टी डाल दे रहा है, और वो आदमी आगे चलता जा रहा है, दूसरा आदमी उसके पीछे चलता जा रहा है। अब कोई आके पूछे, जनाब आप गढ़ा खोदते हैं, पीछे वाला आके मिट्टी डाल देता है, तो गढ़ा खोदते क्यों? तो वो कहता है, देखिए मसला ये हो गया कि मेरा काम गढ़ा खोदना है, इन साहब का काम है गढ़ा बंद करना, और एक साहब थे जिनको ये जिम्मेदारी थी इस पे पौधा लगाना, आज वो आए नहीं तो लिहाजा हम अपना काम करते हुए चले जा रहे आगे। मतलब मैं गढ़ा कर रहा हूँ चूंकि मेरा जॉब है, उन्होंने आके मिट्टी डाल रहे चूंकि उनका जॉब है, लेकिन वो पौधे लगाने वाला आज नहीं आया तो लिहाजा हम तो अपनी ड्यूटी कर ले रहे। तो हालत वही है, हम समझ रहे स्कूल यूनिवर्सिटी कॉलेज सब कुछ कर देगा, पेरेंट्स अपना रोल कब अदा करेंगे, वालिदैन अपना रोल कब अदा करेंगे? वालिदैन का ही सबसे इंपॉर्टेंट रोल है याद रखिए, फिर उसके बाद स्कूल मदरसा कॉलेज यूनिवर्सिटी उसको और परवान चढ़ाता है याद रखिए। लेकिन वालिदैन ये समझ रहे हैं, ये सोच बैठे कि हमको स्कूल में डाल देंगे इंशाल्लाह, और उसके बाद सारी जिम्मेदारियां तरबियत की खत्म हो गई, अब वो स्कूल जाने और वो यूनिवर्सिटी जाने, अब हम उम्मीद करते हमारा बच्चा इंजीनियर डॉक्टर बन के बस निकल जाए, एक अच्छा इंसान बन जाए, बस ये काफ़ी है। ऐसा नहीं होता, ये अच्छे ख्वाब है याद रखिए, लेकिन ये तब तक पूरे नहीं होंगे जब तक इसके लिए आप कोशिश नहीं करेंगे। इस बात को समझना ज़रूरी है। अब तालीम में, बच्चों की तालीम में क्या क्या मरहले होते हैं, उन मरहलों को एक मुख्तसर रखता हूँ। बच्चे की तालीम में एक मुस्लिम माशरे में 8 मरहले होते हैं जिससे वो गुजरता है। पहला होता है माँ की गोद, तालीम का पहला मरहला, माँ की तालीम जिसको आम जबान में कहेंगे। दूसरा मरहला है घर की तालीम, मतलब वालिद और दीगर घर में जो अफराद रहते हैं। तीसरा मरहला है मस्जिद की तालीम, अगर बच्चा मस्जिद जाता है तो वहाँ से भी सीखता है। चौथा मरहला मदरसे की तालीम, अगर वो किसी अरबी या मकतब में जाता है। पांचवा अगर ले तो स्कूल, या दोनों को कंबाइन कर ले, स्कूल और मदरसे की तालीम। छठा होता है दीनी तकरीरें, क्योंकि दीनी तकरीरों से भी बहुत सारे बच्चे बहुत कुछ सीखते हैं, उनकी ज़िंदगियाँ बदलती हैं। इसी तरह सातवा मरहला होता है समाज की तालीम, कि बच्चा चलते फिरते जो चीज़ों को देखता है उससे भी नॉलेज गेन करता है। और आठवा है कॉलेज और यूनिवर्सिटी की तालीम याद रखी। तो ये मराहल हैं, तो पहले मरहले से चलना है, वरना वो गढ़ा खोदने वाला खोद रहा है, मिट्टी डालने वाला डाल रहा है, बीच के सब गायब है। تو اگر کوئی کہے کہ مسلم سماج میں، مسلم معاشرے میں تعلیم اعتبار سے مسلمان پیچھے ہیں، تو کہیں نہ کہیں وہ پہلے مرحلے سے گڑبڑ ہوتی چلی آئی، پلاننگ نہیں ہمارے پاس، اور اگر ہے بھی تو بہت شارٹ ٹرم پلاننگ کے ساتھ ہم چل رہے ہیں، اسپیشلی ایجوکیشن کی فیلڈ میں، تعلیم کے معاملے میں. تو اس بات کو غور کرنے کی ہمیں جو ہے بہت زیادہ ضرورت ہے. ایک بات اور ہم سمجھ لیں، بچے جو ہوتے ہیں وہ کھیلنے میں یا سیکھنے اور پڑھنے میں کسی چیز میں فرق نہیں کرتے، ہر چیز سے نالج گین کرتے ہیں. جیسا کہ اگر میں سمجھانا چاہوں تو ایک ہوتا ہے تعلیم، علم جس سے انسان حاصل کرتا ہے، اور ایک ہوتا ہے تدریس. دونوں کا اگر فرق جاننا ہے تو تعلیم و تدریس کا فرق یہ ہے کہ تدریس میں ایک ٹیچر ہوتا ہے، ایک استاد ہوتا ہے جو پڑھاتا ہے، اور تعلیم میں ہوتا یہ کہ وہ کسی چیز کو دیکھ کر بھی علم لیتا ہے جس میں کوئی اس کو ٹیچر نہیں ہوتا ہے. مثال میں دیتا ہوں، آپ بچہ جو ہے سڑک سے جا رہا ہے، ایک گاڑی آئی اور وہ آدمی اسکیٹ ہوا، ریتی تھی وہاں اور گر گیا، تو بچہ یہ کہتا ہے کہ ریتی میں گاڑی تیز چلانے سے انسان گر جاتا ہے، اس کو کوئی ٹیچر نے نہیں سکھایا، لیکن اس نے دیکھ کر یہ اندازہ لگا لیا کہ اس سے یہ ہوتا ہے اور نالج گین کر لیا اس نے. دوسرا ہوتا ہے کہ بچے کو بیٹھ کر سکھایا جاتا ہے اسکول کے ذریعے، یہ بھی ایک طریقہ ہے. لیکن یہ بات میں اس لیے کہہ رہا ہوں کہ والدین اس چیز میں فرق نہ کریں کہ صرف تدریس ہی ہے، بلکہ بچہ ہر چیز سے سیکھتا ہے. آپ کا عمل، آپ کی عادت و اطوار، آپ کا اٹھنا بیٹھنا، آپ کا سلیقہ، آپ کا کھانا پینا، آپ کی بات چیت، یہ تمام چیزوں سے بچے جو ہیں سیکھتے ہیں. اس بات کو ہمیں سمجھنا ضروری ہے. اب اسلام میں تعلیم کی یا علم کی کتنی اہمیت ہے، میں سمجھتا ہوں کسی کو بتانے کی ضرورت نہیں ہے. پہلی آیت جو نبی اکرم صلی اللہ علیہ وسلم پر نازل ہوئی تھی وہ کیا تھی؟ اقرأ باسم ربک الذی خلق، سورہ نمبر 96 آیت نمبر 1، یا پڑھو اے نبی محمد صلی اللہ علیہ وسلم اپنے رب کے نام سے. اور ہم دیکھتے ہیں ماشاءاللہ اس کے بعد کے ادوار میں مسلمانوں نے اللہ کا نام لیا اور ہر علم، ہر فن کے اندر مہارت حاصل کر لی. نہ صرف مہارت حاصل کری بلکہ وہ بنیاد رکھنے والے، فاؤنڈیشن رکھنے والے بن گئے بہت سارے علوم کے، جن کو آج ہم جانتے ہیں یا جن کو آج ہم جن سے فائدہ اٹھا رہے ہیں. ٹھیک ہے، تو اس بات کو سمجھنے کی ہمیں ضرورت ہے. یاد رکھیے کہ تعلیم کی کیا اہمیت ہے. جس دین میں پہلی آیت یہ آ رہی ہے اقرا، پڑھ اپنے رب کے نام سے یا پڑھو اپنے رب کے نام سے، تو پڑھائی کی، تعلیم کی، علم کی اسلام میں کتنی اہمیت ہے، میں سمجھتا ہوں اس کی تفصیلات میں جانے کی ضرورت نہیں. جب میں تعلیم کی بات کر رہا ہوں تو میں دین اور دنیا کا جو تفریق نہیں کر رہا ہوں، میں دونوں کی طرف اشارہ کر رہا ہوں. اور یہ جو میرے نکات انشاءاللہ چلیں گے یہ دونوں کے لیے ہوں گے. پیرنٹس، والدین اس چیز پر دھیان دیں. پہلی چیز، والدین کی شکایت سے شروع کرتے ہیں. والدین کی ایک شکایت ہوتی ہے، ہمارے بچے پڑھ نہیں رہے ہیں، ہم سب کچھ کر رہے ہیں. تو آئیے اس شکایت سے شروع کرتے ہیں کہ اس کے لیے کیا کیا جائے، کہ جو والدین کی فکریں اور شکایتیں ہیں اس کو دیکھتے ہیں اور پھر ہم نے کیا کرنا ہے اس کو دیکھتے ہیں. والدین کی جو فکریں اور شکایت ہیں اس میں سے سب سے پہلی فکر اور شکایت یہ ہے کہ بچے ڈس اوبیڈینٹ ہیں، نافرمان ہیں. ہم جب بھی کہتے ہیں تعلیم کے لیے بیٹھو، سورہ یاد کرو، کوئی چیپٹر یا کوئی پویم یاد کرو، چھوٹے سے لے کر بڑوں تک، بچے سنتے نہیں ہیں. نہیں ممی ابھی نہیں کریں گے، نہیں پاپا ابھی بعد میں کریں گے، کل کریں گے، آدھے گھنٹے سے کریں گے، کھانے کے بعد، شام میں کریں گے. پھر آپ کہتے سو گیا ہو، میں نے منع منع کہ ہم تھک گئے، لیکن وہ اوبیڈینٹ مطلب فرمانبرداری نہیں کر رہا ہے. تو یاد رکھیے بچے نافرمان تب ہوتے ہیں جب ان کو گھر میں دینی ماحول نہیں ملتا ہے. جن بچوں کو ان کے والدین بچپن سے سکھاتے والدین کا مقام کیا ہے، ٹھیک ہے، تو وہ بچے اپنے والدین کا احترام کرتے ہیں اور اوبیڈینٹ ہوتے ہیں. اب آپ کہیں گے ایک چھوٹے سے بچے کے تعلق سے آپ کہہ رہے ہیں 2-3 سال کی، ہاں میں کہہ رہا ہوں بچے چاہے جتنے بھی چھوٹے ہوں وہ چیزوں کو سیکھتے ہیں، سمجھتے ہیں اور بہت باصلاحیت ہوتے ہیں. بلکہ کئی سائنٹیفک اسٹڈیز اور ریسرچ موجود ہیں کہ بچہ 3-4 سال کی عمر تک جو نالج گین کرتا ہے یہ ہاف نالج ہوتا ہے اس کی پوری لائف کا، آدھا علم ہوتا ہے جو پوری زندگی کا حاصل کرتا ہے ان ایام میں، ابتدائی دور میں. لہٰذا تبھی سے ہم کو اس کی تعلیم اور تربیت کا خیال رکھنا ہے، تبھی سے ان کو دینی باتیں سکھانا ہے. 7 سال میں تو حدیث میں الفاظ ہے مسجد لے جاؤ، مطلب لے جانا ہے اب تو. تو یاد رکھیے اس سے پہلے وہ تیار ہو گیا نماز کے لیے، اس کا مطلب ٹھیک ہے. تو لہٰذا بچپن سے یاد رکھیے ہمیں اس کے لیے کوشش کرنا ہے، اس کو دین سکھانا ہے، اس کو اللہ اور رسول کی بات دکھانا ہے کہ دیکھو کہ اگر تم والدین کی نافرمانی کرو گے، اچھا علم حاصل نہیں کروں گے تو پھر یہ بری بات ہوں گی، دنیا میں مشکلات آئیں گی، آخرت میں مشکل ہوں گی. تو انشاءاللہ آپ دیکھیں گے اس بچے میں ایک عجیب صلاحیت اور ایک جو ہے تڑپ ہوں گی علم کو حاصل کرنے، چونکہ اس کے والدین اس کو بتاتے ہیں. تو پہلی چیز، والدین کہتے ہیں بچے ڈس اوبیڈینٹ ہو گئے، نافرمانے، انہیں دین کا علم دیجیے، انشاءاللہ یہ مسئلہ ہو جائیں گے. دوسرا، پڑھائی میں کانسنٹریٹ نہیں کر پاتے ہیں. ہم بہت پڑھاتے ہیں لیکن وہ کانسنٹریٹ نہیں کر پاتے، یاد رکھیں ٹھیک ہے. तो बच्चे किसी चीज़ में तब कॉन्सेंट्रेट करते हैं जब उसमें वो दिलचस्पी लेते हैं, मज़ा उनको आता है। जिस चीज़ में बच्चों को मज़ा नहीं आता उस चीज़ से वो कोई फ़ायदा नहीं उठाते हैं, याद रखिए। मिसाल एग्जांपल देता हूँ, जैसे कि एक बच्चा टीवी देख रहा है, टीवी में उसकी दिलचस्पी है तो वो कॉन्सेंट्रेट करता है, बहुत गौर से देखता है। और अगर टीवी में अगर एक ऐसा सीन देखता है जिस सीन के अंदर कोई शख्स दूसरे शख्स को जोरदार एक मुक्का मारता है तो वो पंच तो वहां लगता है लेकिन बच्चा आपका यहाँ उछलता है, क्योंकि वो इतने कॉन्सेंट्रेशन के साथ उसको देखता है। टीवी पर वो गेम खेल रहा है, गेम के अंदर गेम का कैरेक्टर बटन के दबाने से उछलता है, लेकिन आप देखेंगे उस गेम में इतना कॉन्सेंट्रेशन उसका होता है कि बटन के साथ बच्चा भी उछल कर जाता है। बड़ों के साथ भी होता है, बटन के साथ बच्चा भी जाता है, क्यों? वो गर्क है, कॉन्सेंट्रेशन उसका पूरा उसमें है। तो बच्चों की खसूसियत, ये इंसानियत की वैसे खसूसियत इंसानों की है, लेकिन बच्चों की खसूसियत ये जिस चीज़ को पसंद करते हैं उसमें दिलचस्पी लेते हैं। तो अगर आप कहें बच्चे कॉन्सेंट्रेट नहीं करते पढ़ाई पे, तो प्रॉब्लम ये है आपने पढ़ाई की अहमियत बताई क्या उनको, क्योंकि उनको वो दिलचस्पी दिलाना है, वो दिलचस्पी याद रखी, तो दिलचस्पी दिलाइए बच्चों को, तो ये बड़ी अहम चीज़ है, याद रखी। तीसरा पॉइंट, बहुत पढ़ते हैं मगर फेल हो जाते हैं। वालिदैन ये भी कहते हैं बहुत पढ़ते हैं हमारे बच्चे माशाल्लाह, 5 आवर्स 6 आवर्स 8 आवर्स 10 आवर्स, लेकिन रिजल्ट अल्टीमेट ये है कि एटी है, या जिसको कहेंगे प्रमोटेड है या जस्ट पास है, इस तरह से हो रहे हैं, तो इसका क्या मामला है? तो याद रखिए, अगर आपके बच्चे पढ़ते और फेल हो जाते हैं तो इसका मतलब ये कि उनकी स्टडी राइट डायरेक्शन में नहीं हो रही है। जैसे कि एक दरवाजे पर लिखा हुआ है पुश, और पूरी रात आप क्या कर रहे हैं, खींच रहे उसको पुल पूरी रात, और रात भर की बात बोल रहे हैं, बहुत मेहनत हुई आज लेकिन दरवाज़ा नहीं खुला आखिर तक, क्यों? तो आप डायरेक्शन ही सही नहीं था आपका, समझिए। आप बच्चों को अगर वो पढ़ते और फेल होते हैं इसका मतलब डायरेक्शन सही नहीं है, वो सिर्फ किताब लेकर बैठे हैं, उनको कुछ समझता नहीं है, और ना ही आप उनको एक्सप्लेन कर रहे हैं। तो लिहाजा उनको ये चीज़ समझाने की ज़रूरत है, उनको वो चीज़ बताने की ज़रूरत है, उनके स्टडीज़ को राइट डायरेक्शन में आपको करने की ज़रूरत है, तब वो होंगे, याद रखें। इसी तरह हम देखते हैं एक और कंप्लेंट वालदैन की होती है, वो ये है कि पढ़ाई में बहुत मेहनत करते हैं लेकिन एग्ज़ाम्स में लिख नहीं पाते, भूल जाते हैं। बहुत मेहनत करते हैं लेकिन एग्ज़ाम्स में क्या होते हैं, भूल जाते हैं। तो इसकी पहली वजह क्या होती है मालूम आपको भूलने की? ये बच्चों के साथ भी होता है, बड़ों के साथ भी होता है। वो होता है उनका वहम और डर, एक्चुअल नहीं भूलते हैं उनको वहम होता है, कोई बता देता है देखो ऐसे सिचुएशन में लोग भूल जाते हैं, तो कहते हाँ मैं भी भूल जा रहा हूँ, एक्चुअल नहीं भूलते हैं लेकिन उनको ऐसा वहम होता है। तो सबसे पहले वालिदैन बैठ कर कहें मेरे बच्चे वहम करने की ज़रूरत नहीं है, एक्चुअली तुम पढ़ सकते हो, तुम करो तो सही कोशिश, आप उनको हिम्मत अफजाई कीजिए, आप देखेंगे ये मसला हल हो जाएगा। दूसरा, उनको कुछ स्मार्ट टेक्निक्स आप सिखाइए याद करने की। जैसे मिसाल के तौर पे आप देखेंगे बहुत से लोग होते हैं कि अगर उनसे अचानक पूछ लिया जाए हाबिल और काबिल कौन खातिल है दोनों में से, आदम अलैहिस्सलाम के एक बेटे ने दूसरे को मारा, एक है हाबिल दूसरे काबिल, तो हाबिल और काबिल दोनों में से किसने किसको कत्ल किया, तो बहुत सारे लोग पजल हो जाएंगे, ठीक। लेकिन अगर इसी को अगर हम इस टेक्निक से याद करें, काफ से कातिल और काफ से काबिल दोनों काफ से आते हैं, ठीक है। तो आप जिंदगी भर आपको आधी रात को नींद से उठाए कातिल कौन है, हाबिल या काबिल, तो आप बोलेंगे काबिल, ठीक है। उसके पीछे एक टेक्निक आपने लगा दिया, ये इससे आपने रिलेट कर दिया कि हाँ माशाल्लाह एक चीज़ वो हो गई, समझ रहा। तो स्मार्ट टेक्निक्स उसको डेवलप करने की ज़रूरत है। वालदैन ये काम बच्चों के साथ बैठकर कर सकते हैं कि एक क्वेश्चन है उसके 5 स्टेप्स में आंसर देना है, फर्स्ट स्टेप ए से शुरू होती है, सेकंड स्टेप बी से शुरू होती है, थर्ड स्टेप डी से, कुछ ना कुछ एक अल्फाज बना दीजिए, ये याद रख लो, तुमको याद आ जाएंगे एग्जाम में कि पॉइंट्स क्या लिखना है। 5वीं चीज़, बच्चे वालदैन से झूठ बोलते हैं, भाई पढ़े क्या, हाँ पढ़ लिए, होमवर्क किए कि हाँ कर लिए, ऐसा क्यों होता है कि बच्चे झूठ क्यों बोलते हैं वालदैन? तालीम के मामले में बहुत सारे वालदैन की शिकायत है। तो पहली चीज़, बच्चे वालदैन से झूठ बोलना सीखते हैं, याद रखिए, बच्चे खुद से झूठ बोलना नहीं सीखते, वालदैन से सीखते हैं। कैसे? घर पर फ़ोन आया, ठीक है, एक खातून ने मतलब बच्चे की माँ ने फ़ोन उठाया, और फ़ोन उठाकर वो कह रही है कि हाँ जो है कोई मतलब खाला का फ़ोन है, उधर से किसी का फ़ोन आया, और वो कह रही है कि उधर से फ़ोन वाला जिसने फ़ोन किया वो कह रहा है कि हम आपके घर आने वाले आज शाम में। तो ये खातून जो फ़ोन उठाई, बच्चे की माँ कहती है नहीं नहीं नहीं आज बाजी आप मत आइए, क्यों, आज तो शाम में हमको दावत है। अब बच्चा फ़ोन सुन रहा है, वो कहता है यस आज शाम में दावत है, हमको अब तैयारी करना है, आगे बढ़ना है। फ़ोन टिक देता, बोलता मम्मी शाम में दावत जाना, तो हम बोलते बेटे वो तुम्हारी खाला है ना, बहुत बोर करते, मैंने बात टलाने को बोल दी शाम में, आज कोई दावत नहीं। बच्चे ने क्या हासिल किया आपसे? आपने सिखाया नहीं स्पेशली बैठ के झूठ बोलने का तरकीब नंबर 1, आइए सबक सीखते हैं, नहीं, लेकिन आपने प्रैक्टिकल बताया, झूठ बोलना चाहिए, खाला को बोलना चाहिए, पड़ोसी का फोन आया तो बोलना चाहिए। आप घर में बैठे हैं, कॉल आया, कहाँ हैं आप, बॉस का कॉल है, बॉस मैं तो फील्ड में लगा हुआ हूँ, बहुत मेहनत कर रहा हूँ, इनसे मुलाकात होगी, उनसे, बच्चा देख रहा, आप सुबह से छुट्टी पर है और घर में बैठे हुए। अब बच्चे ने ये सीख लिया कि बॉस का फोन आया तो झूठ बोलना बोलना चाहिए, बोला जा सकता है। तो पहला, बच्चे झूठ बड़ों से बोलना सीखते। दूसरा, बच्चे झूठ इसलिए बोलते कि उनको पढ़ाई के लिए सजा दी जाती बहुत सख्त, ये नहीं होना चाहिए। याद रखिए, बच्चों को पढ़ाई के लिए अगर आप सख्त सजाएं देंगे तो वो झूठ बोलना शुरू कर देंगे, इसलिए सजा से बचने के लिए। आज स्टडी हुई, हाँ आज तो 2 घंटे स्टडी हुई, आज स्कूल गए थे, हाँ मैं तो आज स्कूल में ही था, हालांकि नहीं गया, क्यों, वो डरता है, क्योंकि स्कूल में उसको बात समझती नहीं है या कॉन्सेप्ट आप बता नहीं रहे, घर का माहौल तालीम को फरोग जिसको कहते हैं ना प्रमोट करने वाला नहीं है, और आप एक्सपेक्ट करते हैं बच्चा आपका डॉक्टर बन जाए, बहुत मुश्किल होती है उसके लिए। याद रखिए, तो ये चीज़ समझना ज़रूरी। इसी तरह छठी चीज़ ये, बच्चे घर में नहीं बैठते, चले जाते। अब आप बोल रहे तालीम तरबियत, तो कब करेंगे बच्चे घर में हो तो? इस बात को मेरी गौर से सुनिए, जिस घर के बच्चे घर में नहीं रहते और घर से चले जाते हैं, ये बात आप जान लीजिए कि आपके घर में बहुत सीरियस प्रॉब्लम है। अगर बच्चा घर में रहना पसंद नहीं करता तो इसका मतलब ये उस घर में बहुत बहुत बहुत सीरियस प्रॉब्लम है, इसलिए कि आपकी आने वाली नस्लें आपके साथ रहना नहीं चाहती है। समझ रहे हैं बात को, क्यों बच्चे घर में नहीं रहते, उसकी कई वजूहत है। एक वजह, बच्चे उन लोगों से मिलना और उन जगह जाना पसंद करते हैं जहाँ उनके मुताबिक बात हो रही हो या उनसे बात हो रही हो। तो क्या आप माँ और बाप होने के नाते बच्चों से बात करते हैं डेली? अगर आप बात नहीं करते हैं तो इसका मतलब वो बच्चे आपके पास रहना पसंद नहीं करेंगे। फिर वो बच्चा बोलता, वो हमको वो आंटी बहुत अच्छे लगते पड़ोस में जो रहते, क्यों? तो आंटी के पास बच्चा जाते, आंटी बोलते बेटे कैसे हैं, आज स्कूल गए थे आप, क्या मामला है? तो बच्चों को लगता वो मेरे लिए कुछ सोचती है वो आंटी, इसलिए मैं उसके पास जा रहा हूँ। समझ रहे हैं बात को, उसको क्योंकि सुन रही है वो बाजू पड़ोस की जो खातों ने। तो ये बहुत सीरियस इशू है अगर बच्चे घर में नहीं रहते हैं। तो पहला, आप बच्चों से बात नहीं करते हैं, और बहुत सारे वालदैन को मैंने देखा है बच्चों से कभी बात नहीं करते हैं, कभी बात नहीं करते। माँ तो भी कभी करती है, वालिद को तो मैंने देखा अक्सर बात ही नहीं करते हैं, बात ही नहीं करते, मतलब एकदम खामोशी जिसको कहते हैं ना वो इख्तियार किए हुए होते हैं, एकदम खामोशी। और मैं उमूमन कहता हूँ इस बात को कि हिंदुस्तान के माहौल में ये देखा जाता है कि वालिद बिलखसूस बाप जो है वो एक अलग ही कैरेक्टर प्ले करता है घर के अंदर, और उसका कैरेक्टर ये कि वो एंग्री यंग मैन है, वो गुस्से वाला इंसान है। घर में आया तो ये नहीं होना, चलो उधर भाग जाओ, घर से निकल जाओ, मेरे सामने नहीं आना, मेरे सामने ये नहीं करना, वो नहीं करना, वहाँ क्यों चढ़े, नीचे उतर, नीचे क्यों बैठे, ऊपर चले जाओ, ये करो वो करो। और बच्चा कहता है कि बॉस का पूरा गुस्सा, मार्केटिंग का पूरा बदला, स्टूडेंट्स का जो उन्होंने बच्चों ने, अगर वो टीचर है तो उसका पूरा बदला अब हमसे और हमारी वालदा से निकलने वाला है पूरा शाम, ये रोल है। और अगर बच्चे को बिलखसूस लड़के को, लड़कियों से तो भी ठीक है वो करते हैं, लड़के को अगर कुछ बोलना है अपने वालिद को तो वो क्या करता है, उसको वसीला ढूंढना पड़ता है, वसीला मीडिएटर, वो जाता है बोलता अम्मी वो अब्बा को ज़रा बोलो कि मुझे ये चाहिए, फिर अम्मी जाते और बोलते अब्बा, बच्चा बोल रहा कि उसको ये चाहिए, अब्बा बोलते जाके बोल दो तुम्हारे लाडले से, ये नहीं होता, अम्मी आके बोलते बच्चे अब्बा बोल रहे ये नहीं हो सकता, फिर बोलता अम्मी अब्बा को ये बोलिए, फिर वो जाके अब्बा को बोलते ये, और वो सिलसिला चलते रहता है। समझ रहे हैं आप, चूंकि बाप गुस्से वाला है, उसको कोई बर्दाश्त नहीं, एक आवाज़ बर्दाश्त नहीं होती घर के अंदर, समझ रहे हैं बात को। लिहाजा बच्चा क्या करे, वो मीडिएटर ढूंढता, भाई कोई तो वसीला बन जाओ, बातचीत कीजिए। जब आप बात करेंगे ना आपके बच्चे आपकी तरफ लपक लपक कर आएंगे। याद रखिए, बाप घर में दाखिल हुआ, वालिद घर में दाखिल हुआ, बच्चों ने सुना अब्बा घर में आ गए, दौड़ दौड़ के आना चाहिए। हालत ये है कि जैसी सुना, बच्चा एक खेल रहा है, एक छत पे चढ़ा हुआ है, एक अंदर जो है खेल रहा है, एक बौरचखाने में अपनी माँ के साथ बैठा है, और खबर आई अब्बा आ गए, बौरचखाने वाला सीधा बाहर घर से, छत वाला कूद के बाजू वाले की छत पर, और खेलता हुआ बच्चा बिल्कुल एकदम बुद्ध जैसा बन के बैठ जाता, क्योंकि अब्बा आ गए ना, आवाज़ नहीं हो सकती। और अम्मी का हाल ये कि अम्मी हल्लोलू सांसें लेते, मतलब ज्यादा तेज सांस भी नहीं लेते हो, क्योंकि अब्बा को तेज सांस लेना भी पसंद नहीं अम्मी का। हालत ये, अब इस घर में बच्चा रहेगा नहीं, इस घर में वो फौरन भागेगा। अब इस बच्चे को वालिद बोल रहा बेटे तालीम का क्या हुआ, वो बोलता सब अच्छा चल रहा, आप सिर्फ फीस भरते रहिए बाकी मैं संभाल लूंगा, इंटरफेरेंस आपका मुझे इस मसले में चाहिए ही नहीं कुछ भी। ये हालत है हमारी, ऐसे बहुत सारे वालिदैन है, माँ को नहीं करता हूँ बिलखसूस, वालिद को, फादर्स है जो मैं जानता हूँ, जिनको अगर ये पूछा जाए कि उनका बच्चा कौन सी क्लास में, तो क्या जवाब देंगे मालूम आपको, या कहाँ पढ़ता है, कुछ तो भी पढ़ता, कुछ तो भी करता, कहीं तो भी जाता, उसके अम्मी को मालूम, मेरे को नहीं मालूम। अरे आपका बेटा हाँ मेरा बेटा मुझे नहीं मानता। ये हालत, अब इस घर में बच्चा क्यों आपसे बात करेगा, क्यों रहना पसंद करेगा? या तो घर में इस तरह का माहौल है वालिदैन का, या तो कोई उससे बात नहीं करता है, और बिलखुसूस अगर आपकी लड़कियां हैं और अगर उनसे आप बात नहीं करते तो ये बहुत सीरियस इशू है, इसलिए कि फिर वो बात करने और मोहब्बत तलाश करने कहीं और रास्ते ढूंढती है फिर, लड़कियां अगर खास तौर से है तो। क्यों तो लड़कियों का मामला ये फितरी तौर से भी अल्लाह ने, और साइंटिफिक स्टडीज भी हम जानते हैं, ये फैक्ट्स भी बोल सकते हैं हम, अल्लाह ताला ने औरतों को बोलने की सलाहियत मर्दों से ज्यादा दी है, मर्दों से ज्यादा दी है। अब ये है कि उसकी सलाहियत का इस्तेमाल नहीं हो रहा है, और एक रिसर्च के मुताबिक मर्दों को जो सेंट्रल लोब होते हैं राइट और लेफ्ट, इसमें से एक टॉकिंग होता है और एक स्पेशल थिंकिंग होता है जो डेड होता है, स्पेशल कोई काम आ जाए तो तब वो एक्टिवेट होता है और वर्क करता है, और औरतों में ये दोनों लोग सिर्फ बात करते हैं, दोनों लोग वर्ड्स मतलब वो अल्फाज बनाते हैं, तो औरत डबल बात कर सकती है मर्द के मुकाबले में। अब आपकी बच्ची है, छोटी बेटी है, आप उसको कुछ नहीं, वहाँ अबू ऐसा, अबू को बहुत काम है अभी, अबू ऐसा बात नहीं करना, अबू से बोले ना ये टाइम अबू बिजी रहते हैं। अब उसके इश्यूज है, वो क्या करती है फिर घर से निकल जाती है और पड़ोसी के पास जाना पसंद करती है, कोई अंकल उससे बात कर रहे हैं, कोई दोस्त कोई, तो ये बहुत सीरियस इशू, याद रखिए। सुनिए बेटे आइए बताइए आप क्या है, वो उसको बोलने दीजिए, वो कंटिन्यूस बोलेंगी बोलेंगी बोलेंगी, आप सुनिए हो गया बेटा ठीक है मैं कुछ जवाब दूँ आपको, और उसको रिप्लाई कीजिए, समझिए आप बात को, ये बड़ी अहम चीज़ है। या तो फिर खेल कूद का सही नज्म नहीं है आपके पास, ठीक है, तो इस नज्म को सुधारने की ज़रूरत है। सातवीं चीज़ वो ये है कि दोस्तों की सुनते वालिदैन की नहीं सुनते बच्चे, हम कुछ भी बोले नहीं सुनते, वो कोर्स में लेना था वो कोर्स में एडमिशन, क्यों उसके दोस्त को वो कोर्स में लेते, पड़ोसियों नहीं कहते, समझा? तो बच्चे दोस्तों की बात क्यों सुनते हैं, क्यों सुनते हैं? इसलिए कि वो जो है दोस्त जो होता है उनकी बात सुनता है, उनकी जैसी समझ रखता है। तो मैं कहता हूं अगर बच्चे दोस्तों की सुनते हैं आपकी नहीं सुनते तो क्यों ना आप बच्चों के दोस्त बन जाइए, क्यों ना आप बच्चों के दोस्त बन जाइए, और आप कहिए बेटा अब क्या करना है बोलो, लोग तो कह रहे हैं ये ट्रेंड चल रहा है तुम क्या सोचते हो, लेकिन हमारे पास वालिद क्या बोलते आकर बोलते हैं बेटे दादा की ख्वाहिश थी डॉक्टर बनना नहीं बन सके, मेरी ख्वाहिश थी डॉक्टर बनना नहीं बन सका, मैं तुम में अपनी ख्वाहिश पूरी होते हुए देखना चाहता हूँ, बाहुक और बाय कृप करना ही है तुमको। अब वो बेचारा उसको करना है इंजीनियरिंग, उसको जाना है जर्नलिज्म की फील्ड में, उसको जाना है कॉमर्स की फील्ड में, और आप चाहते ये हो, आप दोस्त बन जाइए बेटा, बहुत सारे कोर्सेस हैं, मैं चाहूंगा कि हम जरा ओपन डिस्कशन करें इस मामले में, चलिए आइए सर देखते हैं क्या चल रहा है, डिस्कस कीजिए, आप उसके दोस्त बन जाइए तो दोस्तों क्यों सुनेगा, फिर आपकी सुनेंगे। तो कंप्लेन करते हैं कि दोस्तों की सुनते हमारी नहीं, दोस्त बोलते ये कोर्स तो चले जाते हैं, दोस्त बोलते वो कॉलेज तो वहाँ चले जाते, आप दोस्त बन जाइए फिर तो ये मसले हल निकल जाएगा। इसी तरह एक और शिकायत होती है और वो ये है, लड़कियां तो पढ़ती है लड़के पढ़ते ही नहीं हमारे, जनरली देखिए आप किसी घर में लड़के और लड़कियां दोनों हैं तो लड़कियों का स्टैंडर्ड एवरेज ज्यादा है स्टडीज में, पढ़ाई में, एकेडमिक्स में बनिस्बत लड़कों के, जिसके साइड इफेक्ट्स भी नजर आ रहे हैं हमको। ये हो रहा है कि लड़के पढ़ नहीं रहे, लड़कियां पढ़ ले रही हैं, बाद में फिर मैरिज के वक्त उसके प्रॉब्लम्स आना शुरू हो जाते हैं कि लड़के उतने पढ़े लिखे काबिल नहीं मिलते हैं। तो ये अहम चीज़ है, लड़कों को भी पढ़ाई में आगे जाना है, वालिदैन उनको पुश करें, उनको बताएं कि बेटा तुम्हें हलाल रोजी कमाना है, अल्लाह ने तुम्हें मर्द को कवाम बनाया है, लिहाजा ये इल्म हलाल रोजी का जरिया है, तुम्हें आगे बढ़ना है उसको बढ़ावा दीजिए, उसको आगे बढ़ाइए, ये बड़ी अहम बात है। इसी तरह नाइन्थ पॉइंट जो शिकायत होती है वो ये है कि बहुत ज़्यादा शरारत करते हैं, ख़ास तौर से लड़के बहुत शरारत करते हैं। तो मैं ये कहता हूँ बच्चों के ताल्लुक से जो छोटे हैं, शरारत बच्चे नहीं करेंगे तो कौन, मैं और आप करेंगे? इसलिए कि जो पेरेंट्स बच्चे शरारती है बोलकर उनको सजा देते, तो मैं कहता हूँ बच्चे नहीं आप शरारती है, बच्चों की फितरत में शरारत है, आप बोलेंगे वो शरारत कर रहे हैं तो फिर कौन करेगा, उसको कंट्रोल कीजिए। लेकिन इसका मतलब हरगिज नहीं कि 100% बच्चों की फितरत है, शरारत करते हैं और बहुत सारी चीज़ें वो इन शरारतों से सीखते हैं, बल्कि कभी कभार ये शरारतें उनकी ज़िंदगी चेंज कर देती, तब्दील करने की वजह बनती है, लिहाजा उसको कंट्रोल कीजिए, वो ख़त्म नहीं हो सकती, कंट्रोल कीजिए, खासतौर से लड़कों के ताल्लुक से करते हैं। और दसवीं शिकायत ये करते हैं, भाई ठीक है आपने सब कहा, मेरे बच्चे तो धमकी दे दे रहे मुझे, अब्बा अगर ये कोर्स बोले ना खुदकुशी कर लेता हूँ, अम्मी अगर ये कोर्स का बोले ना घर छोड़ के चले जाता हूँ, तो अब क्या करना? तो याद रखिए अगर बच्चा धमकी दे रहा है इसका मतलब वो अब थक चुका है आपके आमाल और आपकी हरकत से, और अल्टीमेट वो सोच रहा है धमकी के अलावा मेरा मसला हल नहीं होने वाला, लिहाजा अब अगर बोले ना तो मैं कल जाके बिल्डिंग जामिया पे चढ़ के कूद जाता, क्यों? बहुत दिन से आप मेरे को फ्रस्ट्रेट कर रहे हो, नोट लिख दूंगा कि मुझे मजबूर किया गया, समझ रहे आप? तो ये धमकी कब देता है बच्चा? जब अल्टीमेटली उसकी कोई बात नहीं सुन रहा है और उसे लगता है इसके अलावा और कोई रास्ता नहीं है कि इनको धमकी दूं और अपना काम करवाऊं। ये थी शिकायतें। अब वालिदैन को करना क्या है चाइल्ड डेवलपमेंट के अंदर, कैसे उनको आगे बढ़ाना, आइए वो भी चंद नुकात है पॉइंट से वो आपके सामने रखता हूँ। पहली चीज़, चाइल्ड डेवलपमेंट में, चाइल्ड एजुकेशन में, उनकी औलाद की तरबियत में जिन बातों का हम लिहाज रखना चाहिए वो ये है कि टाइम मैनेजमेंट सबसे अहम चीज़ होती है, वक्त की पाबंदी। इसलिए कि एक बच्चे को स्कूल जाना है, मकतब या अरबी भी जाता है, उसके अलावा उसको खेल कूद भी करना है, उसके लाइफ का वो पार्ट है, उसके अलावा एक्स्ट्रा करिकुलर एक्टिविटीज़ भी है और उसके साथ साथ उसको अच्छा पढ़ना भी है, तो लिहाजा टाइम मैनेजमेंट ज़रूरी है। टाइम मैनेजमेंट के लिए मैं आपको सजेस्ट करूँगा अपने बच्चों को नमाज का पाबंद बनाएं, तो कुछ हद तक टाइम मैनेजमेंट वो सीख लेते हैं। और फिर सेकेंड, टाइम टेबल का नज्म हो, टाइम टेबल घर के अंदर टाइम टेबल बना के रखिए आप कि क्या क्या काम कब होगा कैसे होगा। हमारे पास मुस्लिम समाज और माशरे में मैंने टाइम टेबल जैसा कोई नज्म नहीं देखा किसी घर में अगर होता हो तो। टाइम टेबल की ये काम, फजर में उठे, खाना नाश्ता है, स्कूल जाना है, स्कूल से आ गए मदरसा जाओगे तो मदरसे के बाद इस तरह से करोगे, उसके बाद वालिद आएंगे तो उनसे कोई डिस्कशन, शाम का खाना है, बाज़ार जाना है, खेल का ये वक्त है, टाइम टेबल बनाइए। बच्चे इंशाल्लाह शुरुआत से टाइम टेबल के अगर आदी होंगे तो इंशाल्लाह उनकी लाइफ बहुत मैनेज्ड होंगी। याद रखिए, आज हमारा हाल क्या है मुझे बताने की ज़रूरत नहीं, अगर किसी जगह 6 बजे कोई काम को आपको जाना है तो 6 बजे तो स्टार्ट लेते हैं हम लोग, 7:45 बजे पहुंच के बोलते ट्रैफिक थी, बोले थे 6 बजे लेकिन नहीं हुआ, तो इसका मतलब ये थोड़ी कोशिश किए, लेकिन हमारे पास टाइम मैनेजमेंट जैसी कोई चीज़ नहीं है। सबसे पहले टाइम मैनेजमेंट ये ज़रूरी है। दूसरा याद रखिए, चाइल्ड डेवलपमेंट के अंदर जो सबसे बड़ी अड़चन और रोड़ा है आज, जिसकी वजह से हमारे बच्चे आगे नहीं बढ़ पा रहे, एजुकेशन में दीन और दुनिया दोनों में पीछे रह रहे हैं, उसकी वजह क्या है मालूम आपको, कभी गौर किया आपने क्यों ऐसा हो रहा है? उसकी वजह है कि बच्चे हमारे नहीं पढ़ पाते, वो है वो चीज़ जो आपने बहुत माल खर्च करके, मंथली रिचार्ज करके एक चीज़ का गलत इस्तेमाल किया, जिसके नतीजे में हमारी नस्लें अकीदे में बर्बाद हो रही है, मामलात में बर्बाद हो रही है, फैशन परस्ती में अपनी ज़िंदगियों को बर्बाद कर रहे हैं, अफेयर्स के अंदर अपनी ज़िंदगियाँ बर्बाद कर रहे हैं, और जहलत के अंदर जो है ज़िंदगियाँ बर्बाद कर रहे हैं, वो है टेलीविज़न। आपने लाया, रख दिया बिला तफरीक कि क्या देखे और क्या ना देखे, क्या देखा जाएगा और क्या नहीं देखा जाएगा लगा दिया, बच्चों ने हर चीज़ देख ली, जो देखना था वो भी देखा और जो नहीं देखना था वो भी देखा, या उल्टा कहूँ जो नहीं देखना था वो ज़्यादा देखा और जो देखना था उसको उन्होंने देखा ही नहीं कभी, इसलिए कि उनको पसंद ही नहीं डॉक्यूमेंट्रीज, कौन देख रहा, नॉलेज या इन्फॉर्मेशन देने वाली चीज़ें वो पसंद नहीं आती हमको, हमको चाहिए एंटरटेनमेंट, म्यूज़िक, पिक्चर्स, ठीक है, इस तरह की चीज़ें, ठीक है। तो टीवी जिस घर में होता है मैं नहीं समझता उस घर में तरक्की हो सकती है जब तक कि उसका सही इस्तेमाल ना हो। यार छुरी है, सही और गलत दोनों इस्तेमाल हो सकता है, ये डिपेंड है आप कैसे इस्तेमाल करते हैं। तो टीवी को आप जब तक कंट्रोल नहीं करेंगे तब तक हम नहीं उम्मीद कर सकते कि बच्चे हमारे पढ़ेंगे। याद रखिए ये बहुत बड़ा रोड़ा है, याद रखिए चाइल्ड डेवलपमेंट के अंदर ये हिंड्रेंस है, याद रखिए इस वजह से हमारे बच्चे नहीं पढ़ पाते। तीसरी चीज़ आज के दौर में जो हो चुकी है, मोबाइल, SMS, गेमिंग, उस पर टाइम पास करना, ये बहुत बड़ा मसला है। मैं बच्चों के ताल्लुक से तो क्या कहूँ, मैंने बड़ों को देखा कि शाम में जब तक 2 घंटे गेम नहीं खेले सो नहीं सकते हैं, शाम में आकर प्ले स्टेशन लगा हुआ है और अब्बा खुद खेलते हैं, पहले बच्चे देखते तरसते रहते कि हमको भी मौका मिले और उसके बाद उनको नींद आती है, समझ रहे, मतलब गेमिंग इतना आदी हो चुके हैं ये सब चीज़ों के कि हम कुछ भी नहीं कर पाते इसके बगैर। कुछ लोग तो ऐसे भी, मैं दावे से कह सकता हूँ, बगैर टीवी की आवाज़ के सो भी नहीं सकते हो, स्लीप मोड में डाल देते कि अब टीवी 1 घंटे बाद खुद बंद हो जाएगा और फिर उनकी आंख बंद होती है कि तो सो नहीं सकते उसके बगैर, समझ रहे हैं बात को। तो आज मोबाइल में देखिए आप क्या हो रहा है, मोबाइल इस्तेमाल करना चाहिए, बच्चे मोबाइल इस्तेमाल कर सकते हैं लेकिन सर्टन एज के अंदर, सर्टन एज में। और आज हमारे पास बच्चा मोबाइल कब से इस्तेमाल करता है, 8 मंथ्स, 1 ईयर, हाँ, इसलिए कि घर में आपके जाने के बाद आपके बच्चे को आप नहीं चाहिए, आपका एंड्रॉयड हैंडसेट चाहिए, आप निकाल के दे देते हैं उसको और अंदर चले जाते हैं, इसलिए कि मेरा मुन्ना इसके साथ तो मुझे अंदर आने ही नहीं देता, जब ये दे देता हूँ तो फिर आने देता है, और अगर उसके बाद कोई कॉल आती है तो कहता है अब तो मोबाइल बच्चों के पास रहता है, अब ढूंढना पड़ेगा कहाँ है, है ना। आपने उनको इतने अर्ली एज में दे दिया, उन्होंने वो चीज़ें चलाना सीख ली जो उनको ज़रूरत नहीं थी, नतीजे में उनको रियल लाइफ पसंद नहीं आती है, पढ़ना लिखना उनको बोर करता है, बल्कि उनकी जान खा जाता है, और उनको लगता है ये जो एंटरटेनमेंट है, ये गेम्स है, ये मज़ेदार चीज़ें हैं, ये व्हाट्सएप की वीडियोस जो कंटिन्यूस आ रहे हैं, ये मैसेज जो आ रहे हैं, ये बहुत अच्छे हैं और हमको ये देखना है, जिसमें आप भी सोचते नहीं कभी कि क्या बताया जा रहा है। अगर यही एजुकेशनल वीडियोस आप रखिए, कोई बच्चा पढ़कर सुना रहा है और कहे देखो कैसा पढ़ता है ये बाबा, ये बच्चा, आप नहीं पढ़ सकते, वो मोटिवेट होगा। लेकिन हम वही सारी चीज़ें देखते हैं जो हम देख रहे हैं, बच्चे की उम्र अभी वो समझने की नहीं है, वो उससे गलत मैसेजेस लेता है, याद रखिए। चौथा हम कहेंगे इंटरनेट की आज की दुनिया में ये भी एक बहुत बड़ा चाइल्ड डेवलपमेंट के अंदर एक रोड़ा बन चुकी है, सोशल नेटवर्किंग और इंटरनेट, जिसके अंदर हमारे नौजवान अपनी जवानी, अपनी ज़िंदगी, अपना वक्त, अपनी सलाहियतें सब बर्बाद कर रहे हैं। मुझे बहुत डिटेल में जाने की ज़रूरत नहीं इसलिए कि यूथ से रिलेटेड इश्यूज़ नहीं है यहाँ, लेकिन ये इंटरनेट के दौर में अगर इस पर कंट्रोल ना किया जाए तो ये बहुत नुकसानदेह साबित होता है, याद रखिए। लोग एक ज़माने में कहते कोई चीज़ दो धारी तलवार है, मतलब इधर से भी लगता है इधर से भी, इंटरनेट 1000 धारी बोल सकते हो आप उसको, उसके फायदे सही और गलत इतने ज़्यादा है कि आप गुमान नहीं कर सकते, आप सोच नहीं सकते, याद रखिए, इस हद तक याद रखिए। तो लिहाजा इस पर कंट्रोल नहीं होगा तो चाइल्ड डेवलपमेंट की बात नहीं कर सकते हम, इसलिए कि वो एक एंटरटेनमेंट की दुनिया में रहेगा। और हालत ये है ये सोशल नेटवर्किंग की कि अगर पढ़ाई का बोलो बच्चों को तो वो नहीं होती, लेकिन रात में 4 बजे कोई इंसान उसके पोस्ट पे कमेंट करे तो बराबर नींद में से उठ के लाइक डिसलाइक करके सोता है। कोई पूछेंगे अरे आप रात में 4 बजे, वो मैंने अलर्ट लगा दिया था, वो जैसे ही आया मैं उठा, कमेंट ज़रूरी है उसका जवाब देना, इसलिए मैंने जवाब दिया और फिर सो गया, ये हालत है। तो अब आप एजुकेशन, तालीम क्या बात करेंगे ऐसे बच्चों के सामने, चूँकि मतलब एक देखिए एग्जाम्पल दूँ मैं, मेरे बाजू एक मेरा दोस्त है, इसको छोड़कर मैं अमेरिका के एक दोस्त को मेंटेन करता हूँ फेसबुक पर, अमेरिका से बात हो रही है, अरे मैं बाजू बैठा हूँ फिजिकली आऊँ यार तेरे पास, तू तो आते रहेगा बेटा, लेकिन ये अमेरिकन दोस्त कहाँ मिलेंगे, समझ रहा? तो गया वो वहाँ है, उसको यहाँ से मेंटेन कर रहा है, जो बाजू है उसकी कोई अहमियत नहीं, आदमी आकर बैठा है बेचारा। तो ये चीज़ समझने की ज़रूरत है। पांचवी चीज़ जो ये है, बुरे दोस्त और सहेलियाँ बच्चों की तालीम और तरबियत को बेकार कर देते हैं। जैसे एक गंदी मछली पूरे तालाब को ख़राब करती ना, एक ख़राब दोस्त, एक ख़राब सहेली, याद रखिए आपकी ज़िंदगी भर की मेहनत पे पानी फेर सकते हैं, एक याद रखिए। तो आपके बच्चे किन के साथ रहते हैं इसके बारे में आप बहुत गौर फिक्र करें, अपने बच्चे की दोस्त और सहेलियाँ आप सेलेक्ट करके दें, देखिए कि उनके वालदैन जिनके मुत्तकी परहेजगार है, अच्छे लोग हैं, उनके साथ रखें। वरना होता ही हमारे पास जनरली, नहीं नहीं जिनके वालदैन चाहे जैसे भी हो मालदार होना चाहिए वो, तो तुम उनके साथ रहो बेटा, वो अमीर है उनके साथ रहो, अब वो बड़े गरीब है उनके साथ नहीं रहना आप, ठीक बोलना ही चाहिए बेटा उनके घर वाले बहुत मुत्तकी परहेजगार है उसके साथ रहो, हो सकता है आप भी कोई अच्छी बात सीखो, वो बच्चा देखिए बहुत अच्छी बात करता बेटा आप उनके साथ रहिए। तो बच्चों के दोस्त और सहेलियाँ मैं कहता हूँ पेरेंट्स ने चुनना चाहिए, वरना बच्चों की तालीम तरबियत में ये बहुत नुकसानदेह साबित होते। इसी तरह तालीम और तरबियत में एक रोड़ा जो आज के दौर में वो ये है, स्पेशली कॉलेज गोइंग जो होता है, मतलब एक बच्चा जो टीनेज जिसको कहेंगे 10-12 साल से ऊपर जाता है कॉलेज लाइफ के अंदर, वो अपने आप को बड़ा समझने के लिए कुछ ऐसे काम करता है जो दुरुस्त नहीं है। जैसे कि कॉलेज जा रहे हैं तो स्मोकिंग शुरू हो गई है ना, तंबाकू और गुटखा खा रहा है, क्यों? तो वो समझता है बड़े होने की अलामत है ये सब। अगर कोई कॉलेज में आ गया और कोई उससे कहे कि सिगरेट लेंगे आप, और वो कहता नहीं सिगरेट ने मैं नहीं पीता, तो दूसरे को बोलता बच्चा आ गया अपने कॉलेज के अंदर, एक बच्चा बड़ा लाओ दो दो मेरे को एक साथ, बच्चा नहीं हूँ मैं। गोया बड़े होने की अलामत है किसी चीज़ का नशा करना, कुछ चीज़ें पीना, कुछ चीज़ों का इस्तेमाल करना, ये शुरुआत होती है। लेकिन फिर कुछ ऐसे दोस्त मिलते हैं जो धीरे धीरे उसको ड्रग्स की तरफ, मंशियात की तरफ ले जाते हैं, और बच्चा तालीम और तरबियत तो दूर, कुछ सीखना सिखाना तो दूर, अपनी ज़िंदगियों को हम देख रहे लोग गंवा रहे हैं, बहुत से वालदैन रो रहे हैं इसके लिए, याद रखिए। और मैं तो कहता हूँ जनरली अगर आपका बच्चा घंटों घंटों अकेला रूम में रहता अकेला, और अगर पढ़ता नहीं है, फिक्र की बात है, क्या करता है आपको सोचना पड़ेगा, इसलिए कि वो कुछ ना कुछ प्रॉब्लम में है। इसका मतलब या तो डिप्रेस है, या तो वो इंटरनेट गलत इस्तेमाल कर रहा है, या वो जो है कुछ ना कुछ चीज़ों का आदी हो चुका है जो आपके सामने नहीं कर सकता, इसलिए छुप कर वो करता है, समझ रहे? तो इसके लिए रिलेशनशिप होंगी आपस में, तभी तो आपके साथ रहेंगे। आप छोड़ देते हैं तो वो रास्ते ढूंढ लेता है ऐसे खामोशी अपने खाली वक्त को बिताने की, याद रखें। इसी तरह सातवीं चीज़ जो होती है जो बच्चों के हमारे तालीम में तरबियत में एक हिंड्रेंस रोड़ा है, वो क्या है? हिप हॉप कल्चर जो आज का चल रहा है, हाईफाई, मतलब हर चीज़ वो जो नहीं है हमको होना ज़रूरी है, फैशन करना है जिसके लिए वालदैन से ज़िद की जा रही है, पैसा लिया जा रहा है, वो चीज़ खरीद के लाई जा रही है, मखसूस किस्म की चीज़ें पहनी जा रही है, ओढ़ी जा रही है, खाई जा रही है, लगाई जा रही है, इस्तेमाल की जा रही है, चलाई जा रही है, इसलिए कि सब करते हैं इसलिए मुझे करना। और ये कल्चर जो हिप हॉप आ गया, ये वालदैन से सीखते हैं बच्चे कि वालिद साहब है ज़्यादा पढ़े लिखे नहीं हैं, मोबाइल की रिंगटोन भी अगर चेंज करना है तो किसी को बोलते ज़रा बदल के देते क्या, हालत ये है। लेकिन उनके पास हैंडसेट 70,000 का, इसलिए जब वो निकालेंगे तो उसमें स्टेटस नज़र आता होगा जब निकलता बाहर वो। अच्छा स्टेटस यूज़ नहीं करना आता लेकिन स्टेटस। देखिए इस्लाम बिल्कुल इजाज़त देता है, लाखों की चीज़ें इस्तेमाल कीजिए अगर आपको ज़रूरत है तो, लेकिन यहाँ इस्तेमाल मुराद नहीं है, स्टेटस मसला। हिप हॉप कल्चर सब लोग जो इस स्टेटस के ये चीज़ इस्तेमाल करते हैं, अगर मैं ना करूँ तो मैं तो छोटा हो गया ना समाज में, लिहाजा मुझे ये चाहिए। इस्तेमाल का है तो बिल्कुल कीजिए ना, इस्लाम मना नहीं करता आपको, बिल्कुल कीजिए, लेकिन आपको जरूरत नहीं है। बच्चे बोलते नहीं, अब्बा करते उनको तो रिंगटोन भी चलाना आते, मेरे को तो बुरा चलाना आता, मेरे को तो अब यही होना किसी भी हाल में होना, मेरा कोर्स की फीस ले जाके मैं इधर भर दूंगा और वहां से वो ला लूंगा उठा के, लेकिन मुझे ये चीज मेंटेन करना है। कोर्स की फीस दी, कपड़े खरीद के ला लिए, फला दिया, गाड़ी खरीद के ला लिया, ये किया, एक नया काम करके आ गया, अब आप परेशान है। तो ये कल्चर जो हमने बना दिया ना, ये बहुत गलत है, याद रखिए। पेरेंट्स वालदैन ध्यान दें, वरना ये बच्चों की तालीम और तरक्की में आड़ बन जाता है। इसी तरह आठवीं चीज, रसूमात और दीगर प्रोग्राम भी हमारे बच्चों की तालीम तरबियत को खराब कर रहे हैं आजकल। इतने हमने रसूमात बना दिए, इतने रसूमात समझते हैं ना, मतलब किसी चीज के करने से पहले और बाद में कुछ फंक्शंस करना है हमको। अब बताइए, एक इंसान बच्चा डॉक्टर बनना चाहता है आपका, उसको सीटी की स्टडी करना है, एटलीस्ट 4 आवर्स उसको एक्स्ट्रा टाइम देना है, या अगर वो 12th के बाद गैप लेता है 1 ईयर का और स्टडी करता है तो उसको फुल 6 आवर्स 7 आवर्स पढ़ना है उसको, ठीक है, मेडिसिन के लिए। और अगर इससे आगे वो IAS या उसी तरह जो है पुलिस सर्विसेज में जाना था और भी एग्जाम्स हैं, तो उसको तो बहुत स्टडी की जरूरत है। अब आप बोल रहे आज तो आंटी की शादी चलना है, आपको बोल रहा मम्मी मेरे को पढ़ना ही नहीं, चलना पड़ेगा आपको, चलो ठीक है शादी है, अब कल एक रस्म है बेटे उसमें आना पड़ेगा, परसों एक रस्म है हम जा रहे, ये अब जुमा आ गया बेटे, जुमागी होने वाली है, शादी से पहले 8-10 रस्म हो गए, शादी के बाद 8-10, तो एक शादी मतलब 1 मंथ की स्टडी गई उसकी, कैसे स्टडी करेंगे बताइए। तो रसूमात भी बहुत सारी बात तालीम और तरबियत में हमारे रोड़ा बन जाते हैं। 9th चीज़ वो ये है जो तालीम में बच्चों का जोड़ा है, वो टाइम पास। नौजवान खासतौर से, छोटे बच्चे तो नहीं करते लेकिन बड़े, टाइम पास। हमारे नौजवानों का वक्त कहाँ गुजरता है, कुछ लोग स्पोर्ट्स खेल रहे हैं, चलिए स्पोर्ट्स में कुछ ना कुछ तो हासिल कर ही लेते हैं, सेहत वगैरह। कुछ लोगों का मशगला ये है कि चौराहे, नुक्कड़, चबूतरे तो बहुत फेमस होते हैं हमारे, 3 कमान, ये फलां, उसका चबूतरा, वो झाड़, वो कमान के अंदर आ जाना, और वहाँ बैठ कर क्या करते मालूम, वो सिर्फ वहाँ की फर्शी को घसते रहते हैं, उसके अलावा कुछ करते नहीं सोसाइटी के लिए। चबूतरों में बैठने वाले लोग वो चबूतरे की फर्शी को घसने के अलावा समाज के लिए और कुछ नहीं कर पाते हैं, समझ रहे हैं, बैठे हैं सिर्फ नुक्कड़ पे, आ जाइए चौराहे पे, और फिर बैठने के बाद गीबत, चुगली, फिर कुछ चीज़ों का खाना, कुछ चीज़ों का पीना, फिर एक कल्चर डेवलप हो जाता है, और फिर हालत ये होती है कि अगर वो दोस्त ना मिले और शाम में महफिल ना जमे तो सुबह सेहत बिगड़ जाती है उसकी, कि बहुत आज सेहत वो हो रही कि तो शाम में कुछ भी नहीं हो रहा, अगर आज नहीं होना तो मैं तो जी नहीं सकूंगा आज, क्योंकि जाके बैठना ही है मुझे दोस्तों में, इसके बगैर मेरा दिल नहीं लग रहा, ये हालत है। टाइम पास हो रहा ही नहीं हो रहा है, तो एक तो स्पोर्ट्स में, या तो चबूतरों पर, या तो थिएटर्स, फिल्म्स, मॉल्स और घूमने फिरने का कल्चर बन चुका है, ये बहुत ज़बरदस्त किस्म से तालीम में रोड़ा है। और 10th पॉइंट जो है, जो हमारे बच्चों को, यंगस्टर्स को एजुकेशन से, तालीम से दूर कर रहा है, वो क्या है मालूम आपको, ये आजकल का कल्चर जिसके अंदर अफेयर्स जिसको कहते हैं, ये मोहब्बतों के मामला हो जा रहे हैं, अफेयर्स कर ले रहे हैं, और अच्छे खासे बच्चे जो इतना तालीम में शार्प और महारत रखते थे, एक अफेयर कर लिया और सारी जिंदगी गारत करते रहे। निकाह तो होना है, वालिदैन समझा नहीं रहे ना मसला, ये वालिदैन बात करें, उनके मसाइल डिस्कस करें, बेटे कॉलेज में क्या चल रहा है, माहौल कैसा है, क्या हालात चल रहे हैं, तुम ठीक तो जा रहे हो ना, ये किया करो बेटा, हमसे डिस्कस किया करो, कोई मसला हो तो, बताते नहीं है। उसने एक अफेयर कर लिया, अपने घर से आया, यहाँ तालीम के बदले अफेयर कर रहा है, घर जाके बोला माशाल्लाह बहुत पढ़ रहा लिख रहा हूँ मैं यहाँ, बहुत अच्छा मेरा चल रहा है, और यहाँ काम कुछ और कर रहा है, आखिरी बोल रहा मेरे से ये हो गई, मेरे पे इल्ज़ाम डाल दिया गया, मेरे से पार्शलिटी हुई, मेरे से ये हुआ, और अपनी तालीम को गलत करा। अफेयर्स अच्छे खासे मैंने देखा हूँ, शार्प ब्रिलियंट स्टूडेंट, शैतान शायद आकर उनको चक्कर में लगा देता है, और वो पूरा अपना करियर जो है, अपनी पूरा जिंदगी, अपना पूरा जो है जिसको कहेंगे सरमाया, बेकार कर दे रहे हैं अदर। तो लिहाजा इससे भी हम बचें, जिसके लिए ज़रूरी है कि जब बच्चे बालिग हो जाए, बड़े हो जाए, वालदैन डिस्कस करें उनके इश्यूज़, उनके प्रॉब्लम्स, ठीक है, उनके बॉडीली जो चेंजेस आ रहे हैं, उनके अंदर हार्मोनल चेंजेस आ रहे हैं, अगर वालदैन इस चीज़ को नहीं समझेंगे तो इसके जो है नतायज बहुत ख़राब आ सकते हैं। ये 10 पॉइंट पहले थे जो शिकायत थी, 10 पॉइंट थे जो डेवलपमेंट में हिंड्रेंस हैं। बस अपनी बात को बस मैं ख़त्म कर रहा हूँ, चंद नुकात और हैं जो आप गौर करें इस पर भी, वो ये है بچوں کی تعلیم تربیت میں وہ یہ ہے, ہر بچہ کچھ نہ کچھ صلاحیت رکھتا ہے, تو کسی بچے کو ناقص آپ نہ سمجھے, اس بات کو یاد رکھیے. پھر دوہرا رہا ہوں, ہر بچہ اپنے اندر کچھ نہ کچھ صلاحیت رکھتا ہے, آپ کسی بچے کو اپنے ناقص یا بیکار نہ سمجھے. بہت سارے والدین اپنے بچوں کو اگر وہ صرف تعلیم میں اچھے نہیں ہے, ایک کورس ایک فیلڈ میں نہیں ہے, تو سمجھتے ہیں دنیا میں جینے کا ان کو حق نہیں ہے, بیکار ہے سب سے. ہر بچے میں کچھ صلاحیت یاد رکھی, اس صلاحیت کو آپ کو پہچانا. ابھی صلاحیت کون پہچانے گا؟ یہ صلاحیت ماں پہچانیں گی, یاد رکھیں. یہ صلاحیت باپ مطلب والد پہچانے گا, میرے بچے میں صلاحیت ہے. میں مثال دوں آپ کو, ایک بچہ ہے آپ کا جو کتاب اگر دے دے تو نیند آ جاتی ہے اس کو, اور دوسرا بچہ کتاب کے بغیر جی نہیں سکتا, کنٹینیوس پڑھتے بیٹھا ہوا, ٹھیک ہے. اب ہوا یہ کہ ایک بچہ آپ کا جو پڑھتا ہے وہ پڑھ رہا ہے, اور ایک بچہ جو کتاب دے دے سو جاتا ہے وہ بھی بیٹھا ہے, اور گھر میں لائٹ چلی جاتی ہے. اب یہ پڑھنے والا کیا کرتا, او اب تو میری اسٹڈی نہیں ہو سکتی, کیوں تو لائٹ چلی گئی. اب وہ دوسرا جس کو کتاب دیتے نہیں آتی, وہ کیا بولتا ہے, لائٹ کیسے گئی, انورٹر لگا ہوا ہے نا. انورٹر کے پاس جاتا, انورٹر تو برابر ہے, پھر لائٹ کیسے جاتی سمجھ میں نہیں آ رہا, یہ چیک کرتا ہوں وہ چیک کرتا ہوں, یہ چل رہا ہوں, پنکھے گھما کے دیکھ رہا ہے, فیوزز کو کر رہا ہے. اس کا مطلب اس میں ٹیکنیکل سکلز ہے, اس کو کتاب ہی نہیں چاہیے, اس کو پریکٹیکل نالج چاہیے. اس کو آپ جلدی سے آئی ٹی آئی یا ایسے کورسز میں ڈالی جائیے, پریکٹیکل شروع کر دے کچھ تو بھی, اس میں ہی صلاحیت ہے. سمجھ رہے آپ, یہ بہت اہم چیز ہے کہ ماں باپ پہچانے. ایک بچہ ہے کتاب اچھی پڑھتا ہے, دوسرا بچہ صرف باتیں کرتا ہے, بہت باتیں, کتاب بھی پڑھتا ہے باتیں زیادہ کرتا ہے. تو والدین کیا کرے, پہلے بچے کو تو ایسا کوئی فیلڈ میں ڈالے جہاں خاموشی اچھی ہے, ٹھیک ہے, اور دوسرے کو مارکیٹنگ میں ڈالے, اس لیے کہ ماشاءاللہ بات بہت کرتا ہے. اب اگر آپ یہ بچے کو نہیں پڑھے, تم کو ایم بی اے کر کے مارکیٹنگ میں جانا ہے, وہ چلا گیا اور اس کی عادت ہے, اب کسٹمر آیا آگے کیا, بات تو کرو, بات ہی نہیں کرتا ہے. سیکنڈ, کسٹمر آیا, السلام علیکم, ہیلو, ہائے, ویلکم, آئیے سر بیٹھیے, خوش آمدین, چبا, کیسا جا رہا ہے, آپ کس سلسلے میں آنا ہو, کیا چیز چاہیں گے. یہ اگر کسٹمر نہ بھی, ارے سر یہ تو دیکھیے, اس میں چونکہ بات کرنے کی صلاحیت, والدین پہچان سکتے اس کو, یہ کوئی ٹیچر وغیرہ نہیں, آپ پہچان سکتے. سب سے پہلے آپ اس کے گائیڈ ہیں, آپ طے کریں گے اس کا کیریئر کیا ہوں گا, کوئی اور نہیں یاد رکھے. تو لہٰذا ہر بچے میں صلاحیت ہے, کوئی بچہ بیکار نہیں ہوتا, یہ اسلام کی تعلیمات ہے. نبی اکرم صلی اللہ علیہ وسلم کے اطراف میں کتنے صحابہ تھے, کبھی آپ نے کسی صحابی سے کہا یہ ناکارا, یہ کچھ نہیں کرتا چھوٹا, اس میں یہ نہیں, اس کی صلاحیت الگ ہے, اس کو ابھارا جا رہا ہے, ان کی صلاحیت الگ ہے, ان کو الگ فیلڈ میں ابھارا جا رہا ہے. عبداللہ ابن عمر ہے, فقہ کے اندر ہے, سمجھ رکھتے دین کی, الگ فیلڈ میں جا رہے ہیں. اسامہ بن زید ہے, جنگی مہارتیں رکھتے ہیں, تو الگ فیلڈ میں لے جائے جا رہے ہیں. یہ ہے, یاد رکھیے, کوئی بچہ بیکار نہیں ہے. اللہ تعالیٰ نے بچوں کو دنیا میں بھیجا ہے تو کچھ نہ کچھ صلاحیت کے ساتھ ہی بھیجا ہے, بلکہ سب سے ناکارا جس کو دنیا میں سمجھا جاتا ہے, یہ دیکھا گیا, تاریخ اسی گواہ ہے کہ انہوں نے دنیا میں بڑے بڑے کارنامے انجام دیے. ہوا نہیں ہوا, یہ کئی مثالیں ہیں, کئی مثالیں میں دے سکتا ہوں, لیکن میں ہرگز یہ نہیں کہہ رہا ہوں آپ ناکارا بن جائیے, نہیں تو نوجوان بولیں گے فیض بھائی اچھا بولے, اب میں کچھ نہیں کروں گا, کہ تو ناکارا ہونے سے تو میں آگے بڑھوں گا. نہیں, میں یہ کہنا چاہ رہا ہوں, جس بچے کو ایک فیلڈ میں ڈالا گیا اس میں تو وہ ناکارا تھا, لیکن اس کی صلاحیت کچھ اور تھی. آپ سائنٹسٹ دیکھیں جو بڑے بڑے سائنسداں گزرے, اسکول میں کبھی نہیں پڑھ سکے اچھا ہو, لیکن اس کے برعکس جب تجربات کیے تو دنیا کو دے کر گئے ہو, لیکن ان کے پاس کسی یونیورسٹی کی ڈگری نہیں, لیکن لوگ ان کے وجہ سے ان کی تعلیمات, ان کے تھیریز, ان کے ہائپوتھیسس, ان کے فیکٹس کو پڑھ پڑھ کے ڈگریاں حاصل کرتے ہیں بڑی بڑی, مطلب جس کو کہیں گے وہ ایک الگ قسم کے لوگ ہیں, ان کی صلاحیتیں الگ تھیں. تو میں کہہ رہا ہوں والدین ان صلاحیتوں کو پہچانیں, ایجوکیشن میں شارٹ ٹرم نہیں لانگ ٹرم گول طے کریں. ہمارے پاس کیا ہوتا ہے, بہت شارٹ ٹرم یہ کر لیں, یہ نہیں تو یہ, یہ نہیں تو یہ, لانگ ٹرم پلاننگ کیجئے کہ ففتھ سے بچہ کیا کرے گا, آگے جا کے سائنس جائیں گا, کامرس جائیں گا, آرٹس جائیں گا, مینجمنٹ جائیں گا, آئی ٹی میں جائیں گا, ففتھ سے اس کو اس فیلڈ میں ٹریننگ, ان سبجیکٹس کے اندر اس کو مہارت دلانا چاہیے, ٹھیک ہے, لانگ ٹرم پلاننگ. اسی طرح جو ہے والدین سے گزارش کروں گا, اپنے خواب اپنے بچوں پہ نہ تھوپے, میں یہ بننا چاہتا تھا بیٹا تم کو بناؤں گا, تھوپیے مت, اس کی صلاحیت کیا ہے اسے وہ کروائے. اسی طرح جو ہے بچوں کو ان کے پرسنٹیج کے اعتبار سے کبھی بھی جج مت کیجیے. بہت سے لوگ یہ بھی کرتے ہیں, ایک بچہ آ گیا اور لوگ مہمان آئے گھر میں بولتے ہیں بیٹے ادھر آؤ, یہ میرا میرٹ والا ہے, آؤ میرٹ والے ادھر آؤ, یہ میرٹ والا ہے بیٹے, 35% تم بھی آؤ, پیچھے مت کھڑے رہو, آؤ ملو انکل سے, یہ میرا 35% والا یہ ہے. اب آپ دو بچوں کو ایک انسان کے سامنے جج کرے, 90% والا 35 والا, تو یہ آٹومیٹیکلی ڈپریس ہوتا جاتا ہے, ڈپریس ہوتا جاتا ہے, اور آپ دیکھیں گے اس کی جو فن میں صلاحیت ہے نا وہ بھی ضائع ہو جاتی ہے. کبھی بھی بچوں کے ایجوکیشنل لیول کے مطابق ان کو خطاب مت کیجئے, ٹونٹ مت ماریے, ان کی چڑے مت رکھیے, ان کو اس وجہ سے غلط مت بولیے, ورنہ اس کی بچی کچی صلاحیتوں کو بھی آپ ضائع کرتے ہیں, نتیجتاً لوگ خودکشی اور سوسائڈ والا راستہ اختیار کرتے ہیں. بیٹے تمہاری یہ صلاحیتیں تم بہت اچھا کر رہے ہو، بھائی کی یہ صلاحیتیں، بڑے بھائی آپ کی یہ اچھا کرتے ہیں، آپ دیکھیے فزیکل ورک کتنا اچھا کرتے ہیں ماشاءاللہ، بڑے بھائی پڑھائی میں، اس کو بڑھائیے، موٹیویٹ کیجیے اس کی جو بھی خصوصیت ہے، اس بات کو خاص طور سے ہم دھیان دیں۔ اسی طرح جو ہے بچوں کو پڑھنے میں کبھی کبھار سختی بھی کیجیے، لیکن بہت زیادہ سختی نہیں، کرنا چاہیے لیکن بہت زیادہ سختی نہیں۔ اسی طرح آپ کے سامنے بہت سارے آپشنس ہونا چاہیے بچے کی تعلیم کے لیے۔ ہمارے پاس کیا آپشن ہوتا ہے معلوم ہے آپ کو؟ ان جنرل کہہ رہا ہوں، اس علاقے کے حساب سے نہیں لیکن ان جنرل کہہ رہا ہوں، پورے ہندوستان میں اور پورے مسلمانوں کی ذہنیت ہے، چاہے کسی ملک میں رہتے ہو، بچے کو کیا بنانا ہے آپ کو؟ ڈاکٹر، ماشاءاللہ، نیکسٹ ڈاکٹر، اچھا ٹھیک ماشاءاللہ، اس کے علاوہ ڈاکٹر، ہاں ٹھیک ہے، اور کوئی آپشن؟ ڈاکٹر، اور کوئی؟ رکشہ چلائیں گا پھر، سیکنڈ آپشن نہیں ہے گھر کے اندر، سنگل آپشن ڈاکٹر یا رکشہ چلاؤ، چوز کر لو نہیں تو گھر سے نکل جاؤ، کوئی آپشن نہیں، یہ حال ہے۔ آپشنس ہونا چاہیے، بچہ اتنا پڑھ سکتا ہے یہ صلاحیت ہے، فائنینشلی میرا اسٹیٹس اتنا، میں یہ کر سکتا ہوں یا کوئی اسکیم کے ذریعے وہ کر سکتا ہوں، ڈاکٹر، اگر اس میں نہیں ہوتا تو ایک چانس لے سکتے ون ایئر کا، ٹھیک ہے، ون ایئر میں اگر نہیں ہوتا تو ہم نیکسٹ فیلڈ کی طرف جائیں گے، اس کی مضبوطی جو ہے انجینئرنگ میں، انجینئرنگ کے یہ فیلڈ اور یہ فیلڈ اور یہ فیلڈ ہو سکتے ہیں، اور اتنے اسٹریمس میں آپ کو کہتا ہوں آج کل اتنے ہیں، اتنے ہیں کہ آج تو کوئی کہہ نہیں سکتا کہ یہ کورس میں نہیں گیا، اتنے فیلڈ سے ماشاء اللہ اتنے ہیں، چاہے وہ کرسپونڈنس کے ذریعے آج کل ہو رہے ہیں، آن لائن ہو رہے ہیں، آپ جا کر، بہرحال بہت چیزیں، آپشنس ہونا چاہیے، ویریس آپشنس رکھیے اپنی نظر کے نیچے کہ فرسٹ میڈیسن، میڈیسن کے اندر ایم بی بی ایس نہیں تو نیکسٹ کیا ہے؟ بی ڈی ایس ہے، اگر نہیں ہے تو فارمیسی ہے، کیا ہے نیکسٹ، آپ اس کو طے کر کے رکھیں، ٹھیک ہے، میڈیسن کی فیلڈ ہم اگر ڈراپ کرتے ہیں تو اس کے بعد نیکسٹ فیلڈ کیا جاتے ہیں؟ انجینئرنگ، انجینئرنگ کی فیلڈ میں کیا آپشنس ہیں؟ یہ یہ ہمارے پاس آپشنس ہیں، ہم یہ کریں گے، اس کے بعد نیکسٹ فیلڈ یہ ہونا چاہیے۔ ہمارے پاس حالت یہ ہے، بچے کو اتنا ہم بولتے ہیں میڈیسن ڈاکٹر بنو اور انجینئر بنو، اگر نہیں بن سکا تو ساری زندگی جب بھی کسی سے ملتا ہے نا تو ملنے کا پہلا لفظ ہی بولتا ہم یہ کرنا چاہ رہے تھے نہیں کر سکے، سمجھا، مطلب جو نہیں ملا اس کے بارے میں روتا رہتا ہے پوری زندگی، اب اس کو آپ نے ڈال دی انجینئرنگ میں، نمبر نہیں لگا اس کا میڈیسن کے اندر، تو وہاں سب سے پہلی بات کیا بولیں گا، ہم میڈیسن کے لیے کوشش کر رہے تھے لیکن نہیں لگا، ہمیشہ ڈپریشن کی لائف جیئیں گا، چونکہ وہ جو نہیں حاصل کیا اس کے بارے میں بات کرتا رہیں گا، جو حاصل کر سکتا وہ بھی ہاتھ سے چلا جائیں گا۔ تو یہ بات آپ یاد رکھیں، ویریس آپشنس آپ کے سامنے ہوں، اور اس بات کا خاص خیال رکھیں، آپ کے بچے جب کالج جائیں تو ان کو پہلے سے تعلیم دیں، ایجوکیٹ کریں کہ کالج میں کیا کیا چیزیں ہو سکتی ہیں، اور بیٹا تم کو کیسے کیسے ان حالات سے بچنا ہے، یہ بہت اہم ہے اندر کی، یہ بہت اہم ہے، ہم لوگ مس کر جاتے ہیں، پیرنٹ ہونے کے ناطے ہمارا مزاج، میں نے کہا نا بالکل بادشاہ سلامت والا ایک دم، بات ہی نہیں کریں گے، ڈسکس کیجئے، بیٹھیے، بیٹا کالج جا رہے ہو، کالج میں بہائی بہت زیادہ ہوتی ہے اسکولس کے مقابلے میں، وہاں لوگ محرم غیر محرم کی تمیز بہت کم رکھتے ہیں، وہاں یہ کلچر ہے، یہ ماحول ہے، یہ حالات ہے، یہ برائی ہے، میرے بچے ان سے بچیں، اس لیے کہ آپ تعلیم دینا چاہتے ہیں نا، تو یہ چیز تو ہنڈرنس ہو جائیں گی۔ ماحول جب کالج میں آپ کا بچہ جائے اس کو آپ یاد سے جو ہے بتائیں، اور یاد رکھیے سکسیس، آخری پوائنٹ ہے، سکسیس اور فیلئر ریلیٹیو ٹرم ہے، کہاں لگتے اس کے مطابق اثر کرتے ہیں۔ صحابہ کے لیے سب کچھ خرچ کرنا سکسیس تھا، تو زمانے کے مالداروں کے لیے جو اسلام نہیں لاتے، جمع کرنا سکسیس تھا۔ سکسیس اینڈ فیلئر ریلیٹیو ٹرم ہے، جہاں لگیں گے اس کے حساب سے وہ رزلٹ دیتے ہیں۔ آپ کیا یہ بول سکتے ہیں 90% از سکسیس اور 35% سکسیس نہیں ہے؟ میں آپ کو ایسے رزلٹ بتاتا ہوں جو اسکول نہیں گئے لیکن دنیا کو ایسی ایسی چیزیں دے کے گئے کہ ان کے تعلیم کے بغیر آپ تو ڈگری حاصل نہیں کر سکتے جو انہوں نے کر کے گئے۔ تو آپ سکسیس اور فیلئر کو ایسا ریلیٹ نہیں کر سکتے کہ ہاں یہ سکسیس ہے یہ فیلئر۔ سکسیس اور فیلئر ریلیٹیو ٹرمز ہوتے ہیں، کہاں لگتے ہیں جا کر، کس شخصیت، کس ذات، کس ماحول، کس معاشرے میں، اس پہ بھی ڈیپینڈ ہے کیا سکسیس اور کیا فیلئر ہے۔ تو ہم بچوں کو ان کے تعلیم کے حساب سے سکسیسفل اور فیلئر نہیں کہیں، میرا ایک بچہ پڑھ نہیں سکا ناکام رہا، ایک بچے نے پڑھ لیا کامیاب رہا، ایسا ضروری نہیں ہے۔ ایک بچہ جس نے آپ کے بہت پڑھا، پڑھنے کے بعد بھی وہ اتنا نہیں کما رہا جو ایک بچہ پڑھا نہیں لیکن کیا کیا، گاڑیوں کا بزنس چالو کر دیا، اور آج وہ حالت ہے کہ بڑا بھائی خود اس کے پاس آتا ہے کبھی کبھار، نکل گیا۔ میں کہہ رہا ہوں نا، سکسیس اور فیلئر کو ایجوکیشن سے مت جوڑیے، اس کی یاد رکھیے، سکسیس اور فیلئر ایک ریلیٹیو ٹرم ہے، وہ زمین زمانہ حالات کے اعتبار سے جب لگتے ہیں تو معنی چینج کرتے ہیں، یاد رکھیے۔ تو کوئی ایک پیمانہ مت بنائیں کہ 90% سکسیس ہے، 65 ٹھیک ہے، 35 از اے لوزر، اور فیل جو ہو گیا میرا بچہ، وہ دنیا میں کچھ کام کا نہیں ہے، وہ کر سکتا ہے۔ ان کو ابھاریے، ان کی صلاحیتوں کو ابھاریے، ان سے محبت کیجیے، ان کو بڑھاوا دیجیے، ان کے ہر بار جب وہ گرتے ہیں، کچھ غلط ہوتا ہے، ان کو اٹھائیے، ان کے آپ سہارا بن جائیے، ڈسکس کیجیے ایشوز کو ان کے آپ سالو کیجیے، اور ان کے آپ دوست بن جائیے, پھر آپ دیکھیے آپ کے بچے جتنی اللہ نے ان میں صلاحیت دی ہے اتنا وہ بڑھ سکتے ہیں, لیکن ہر بچے کی صلاحیت الگ ہے, لہٰذا آپ اس کو سب کو ایک جیسا مت ماپیے کہ سب ایسے, اور ان کی صلاحیت کو ابھاریے. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے ہم دیکھتے ہیں صحابہ اور صحابیات نے اپنے بچوں کی اتنی بہترین تربیت کی, جس کے نتیجے میں آج ان کا نام لیتے لیتے ہم تھکتے نہیں ہیں نا صحابہ اور صحابیات کا. تو لہٰذا اس بات کی ضرورت ہے کہ والدین ہم لوگ اپنے مقام کو پہچانیں اور بچوں کی تعلیم اور تربیت میں کیسے ہم بڑھاوا دے سکتے ہیں, کیسے کوششیں کر سکتے ہیں, اس کے لیے خاص طور سے ہم دھیان دیں. انشاءاللہ عزیز اگر ہم یہ کریں گے تو ہمارے بچے, میں کہتا ہوں ضرور بھی ضرور, انشاءاللہ دینی تعلیم میں بھی خوب آگے جائیں گے اور دنیاوی تعلیم میں بھی خوب آگے جائیں گے, جس کے نتیجے میں یاد رکھیے دنیا میں آپ کا نام ہوگا اور آخرت میں اللہ تعالیٰ آپ کو اجر و ثواب دیں گا. اور یہ کتنی معروف بات ہے, یہ کتنی اہم بات ہے کہ کچھ والد ایسے گزرے ہیں جو اپنے بچوں کی وجہ سے پہچانے جاتے ہیں, ہے نا ایسے کہ یہ ان کے والد ہیں لوگ بولتے ہیں, وہ کس کا بیٹا ہے نہیں بولیں گے. تو ایسے گزرے ہیں, ایسے کئی لوگ گزرے ہیں, جیسے عدنان جس کی نسل میں نبی اکرم صلی اللہ علیہ وسلم آئے تو عدنان کو کوئی نہیں پہچانتا تھا, لوگ کہتے کہ ان کی نسل محمد صلی اللہ علیہ وسلم آئے ان کے جد اعلیٰ عدنان ہے, بچے سے پہچانا جا رہا ہے والد کو, جد اعلیٰ کو, دادا پر دادا کو. تو یہ ہوتا ہے, تو وہ آپ کی دنیا میں نام کی وجہ بنیں گے, وہ آخرت میں ثواب جاریہ کی جو ہمارے وجہ بنیں گے. تو لہٰذا والدین کو ایک ذمہ داری اولاد زبردست انداز سے پلان کر کے, اور اس کے لیے ہم کو کوئی ادھر ادھر جا کر یہ کتاب اور وہ کتاب نہیں پڑھنا ہے. نبی اکرم صلی اللہ علیہ وسلم کا رول ماڈل ایز اے ٹیچر, ایز اے اسٹوڈنٹ, ایز اے فادر, ہے نا, آپ کوئی بھی رول ماڈل کے لیے آپ نبی اکرم صلی اللہ علیہ وسلم ڈال دیجئے اور پھر نکالیے اس میں سے, تو آپ کو حقیقت میں دنیا جینے کا, زندگی جینے کا, بچوں کی تعلیم تربیت کا, ہر چیز کا ایک نمونہ ملے گا. تو لہٰذا ہمیں محنت نہیں کرنا ہے, سب کچھ موجود ہے, اس چیز کو لینا ہے, اپلائی کرنا ہے, بچوں کے ساتھ وہ رویہ اور سلوک کرنا ہے, پھر دیکھیے ہمارے بچے کچھ نہ کچھ انشاءاللہ جو فیل اور جو صلاحیت اللہ نے دیے اس کو ایکسپلور اپ ٹو دا لمٹس کر پائیں گے ان کے حدوں تک, اور کچھ نہ کچھ دنیا میں کر پائیں گے, اور یہی بچے انشاءاللہ دنیا میں نام کا ذریعہ, آخرت میں ثواب جاریہ کا ذریعہ, اور ہو سکتا ہے جنت میں اعلیٰ مقام پہ جانے کا ذریعہ بھی بن سکتے ہیں. میں اپنی بات کو یہیں ختم کروں گا اللہ سے اس دعا کے ساتھ کہ اللہ تعالیٰ ہم تمام کو حقیقی معنوں میں اولاد جو تو نے نعمت دیے اس نعمت کا صحیح فائدہ اٹھانے کی توفیق عطا فرمائے, ہم تمام کو اس معاملے میں ان کی صحیح سے تعلیم اور تربیت کرنے کی توفیق عطا فرمائے, جب تک ہمیں زندہ رکھے, اسلام اور ایمان پر زندہ رکھے, خاتمہ ہمارا ایمان پر ہو. وآخر دعوانا ان الحمدللہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمدللہ رب العالمین. صحرا صحرا غم کے بگولے, بستی بستی درد کی آگ, جینے کا ماحول نہیں ہے لیکن پھر بھی جیتے ہیں, ساغر ساغر زہر بھرا ہے, قطرہ قطرہ مہلک ہے, یہ سب کچھ معلوم ہے لیکن پیاس لگی ہے پیتے ہیں. جزاک اللہ خیر. ابھی آپ حضرات مہمان خطیب ایڈوکیٹ فیض سید صاحب سے اولاد کی تعلیم و تربیت میں والدین کا کردار پر مفصل گفتگو سن رہے تھے, جنہوں نے آپ کو ہر لمحے ایک بہترین اور فائدہ مند مشورہ دیا. ابھی ہمارے مہمان خطیب نے سچر کمیٹی کا تذکرہ کیا. آئی پلس ٹی وی نے کچھ ہی دنوں پہلے کلکتہ کے اندر تقریباً 20 دن پہلے راجندر سچر جسٹس صاحب کا ایک بڑا پروگرام رکھا, ڈائیلاگ ان اسلام. تو اس سے اندازہ کر سکتے ہیں کہ آئی پلس ٹی وی کتنا زیادہ حساس ہے اور کتنا زیادہ خیال رکھ رہی ہے قوم, ملت اور ملک کا. محترم سامعین, میں چاہتا ہوں کہ بلا تاخیر سوالات و جوابات کا سلسلہ شروع کر دیا جائے, اور میں ایڈوکیٹ فیض سید صاحب سے گزارش کرتا ہوں کہ وہ مائک پر تشریف لائیں. السلام علیکم, میرا نام آشیش ہے اور میں پالیمر سائنس کا اسٹوڈنٹ ہوں علی گڑھ مسلم یونیورسٹی سے. فیض سید صاحب نے ایک بات کہی کہ جو تربیت کا پہلی اسٹیج ہوتی ہے وہ ماں کی گود ہوتی ہے, اور ہمارے معاشرے میں یہ دیکھا جا رہا ہے کہ جو عورتیں ہیں ان کی تربیت اس طرح سے نہیں ہو رہی جس طرح سے ایک مردوں کی ہو رہی ہے. ایک تو یہ جاننا چاہوں گا کہ ان کی تربیت کو کیسے آگے تک لے کے جایا جا سکے, اور کیا ہمارے پاس نظام ہو سکتا ہے. جزاک اللہ. بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. بھائی نے جو ہے خواتین کے ایجوکیشن یا وومنس ایجوکیشن, عورتوں کی تعلیم کے تعلق سے بات کی, تو یاد رکھیے اسلام جو ہے جہاں مردوں کو تعلیم کا حکم دیتا ہے وہیں عورتوں کو بھی دیتا ہے. اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی مشہور اور معروف حدیث ہے جو علم کا حاصل کرنا ہر مسلمان مرد اور عورت پر فرض ہے, اور اس کی جیتی جاگتی مثال وہ معاشرہ ہے جو نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں بنا, صحابہ اور صحابیات کا, جس میں صحابہ تو علم میں آگے تھے, صحابیات بھی علم میں آگے تھی. یاد رکھیں, آئیے ایک واقعہ سناتا ہوں. صحیح بخاری کی روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم کے پاس خواتین آئی اور کہا اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ مردوں کے پاس جاتے ہیں, واعظ و نصیحت کرتے ہیں, ان کے ساتھ رہتے ہیں, ہم لوگوں کا کیا, ہم کو ایک دن دیجیے ہمیں. نبی اکرم صلی اللہ علیہ وسلم نے کہا ٹھیک ہے, ایک دن طے کیا گیا, اس دن آپ صلی اللہ علیہ وسلم جاتے ہیں, عورتیں جمع ہوتی ہیں اور آپ ان کو واعظ و نصیحت کرتے ہیں, ٹھیک ہے, ان کو سکھاتے. تو اسلام میں حق ہے وہ علم حاصل کریں گی, اور کیوں نہ کرے, اس لیے کہ ان کو تو اولاد کی تربیت کرنا ہے, وہ تو پہلے مستحق ہے, اس لیے کہ آنے والی نسلیں اسی سے آئیں گی. جب ماں تعلیم یافتہ ہوں گی انشاءاللہ, ماں دیندار ہوں گی, تو دیکھیں گے ہم نسلیں آنے والی وہ بھی دیندار اور تعلیم یافتہ ہوں گی. یاد رکھیں, یہ بہت بیسک چیز ہے. یاد رکھیں, خود نبی اکرم صلی اللہ علیہ وسلم دنیا سے چلے گئے, اس کے بعد تابعین کہتے ہیں کہ میں نے دیکھا کبار صحابہ میں سے بھی بہت سارے صحابہ آیا کرتے اور وراثت کے مسائل میں جہاں وہ پھنس جاتے, وہاں آ کر ماں عائشہ رضی اللہ عنہا سے وقت دریافت کرتے اور آ کر اپنا سوال رکھتے کہ ایسا ایسا وراثت کا مسئلہ ہے, علم الفرائض جسو کہتے ہیں, وراثت کا مسئلہ بہت کمپلیکیٹڈ مسئلہ ہے, اس لیے کہ وہ فریکشنز ہوتا ہے پورا اس کے اندر, اور اس کا ریزلٹ ایکول ٹو ون آنا ہے نا, کہ مر گیا اگر کوئی شخص تو اس کی بیوی ہے تو 1/8 اس کو ملے گا, اس کے بیٹے ہیں تو اتنا ملے گا, بیٹیوں کے مقابلے میں بیٹے کو اس کا ڈبل ملے گا, ساری چیزیں فریکشن سے. تو مائی عائشہ کے پاس آتے اور روایت میں آتا بہت کمپلیکیٹڈ, وہ ایسے مسائل کو فوراً چٹکے میں حل کرتی اور صحابہ سنگ کے چلے جاتے. تو اسلام میں عورتوں کو تعلیم دینا ہے, نہ صرف دینا ہے بلکہ صحابہ کا جا کر پوچھنا, یہ دلیل ہے کہ ان سے علم لیا بھی جا سکتا ہے. سمجھ رہے آپ بات کو؟ اور مائی عائشہ رضی اللہ عنہا کے تعلق سے آتا ہے کہ 32 لوگوں نے آپ سے علم حاصل کیا سیدھے, 32 آپ کے شاگرد ہیں, جس میں سے آپ کے بھتیجے اور بھانجے خاص تھے دونوں, جن کو پردہ بھی نہیں تھا آپ سے, وہ جایا آیا کرتے تھے گھر میں. تو 32 لوگوں نے علم حاصل کیا ہے. آپ کو پتا ہے اسلام میں عورتوں کی تعلیم میں کتنی اہمیت اور کتنا ابھارا ہے, کہ دنیا کی پہلی یونیورسٹی کس نے ڈالی؟ کوئی مرد تھا یا کوئی عورت تھی؟ مسلم تھا یا غیر مسلم تھا؟ معلوم آپ کو, دنیا کی پہلی یونیورسٹی ایک مسلمان نے ڈالی, اور وہ کوئی مرد نہیں, ایک عورت تھی جس کا نام فاطمہ الفہری تھا, جنہوں نے فیز میں, مراکش جسے کہتے ہیں, فیز میں, افریقہ کا ایک ملک ہے, فیز میں پہلی یونیورسٹی اپنے والد کے اصال ثواب کے لیے ڈالی, جس کا نام ہے یونیورسٹی آف قراوین. ان کے والد کا نام تھا یونیورسٹی آف قراوین, انہوں نے بنیاد ڈالی. اور آپ کو معلوم ہے یہ کب انہوں نے شروعات کی؟ 18ویں صدی میں نہیں, 19ویں صدی میں نہیں, 20ویں صدی کے ابتدا میں. یہ یونیورسٹی کی بنیاد فاطمہ الفہری نے 950 کرسچن ایرا, آج سے ٹھیک 1150 سال پہلے, اور باقی ساری یونیورسٹیاں جو میں کہوں گا یوروپ اور امریکہ کی, جن کے بڑے نام ہیں, جو کئی سو سالوں سے چل رہی ہے, یہ اسی کی دین ہے, آپ کو معلوم ہے. اور اس یونیورسٹی کی خصوصیت کیا ہے؟ آپ بولیں گے اچھا ٹھیک ہے, یہ تو ہو گیا. اس کی خصوصیت یہ کہ گنیز بک آف ورلڈ ریکارڈ نے, یونیسکو نے اس کو سرٹیفائی کیا کہ یہ دنیا کی سب سے طویل عرصے سے شروع کی گئی, اور جب سے چالو ہوئی اب تک 1150 سال سے کنٹینیوسلی چل رہی ہے, اور آج بھی چل رہی ہے. کس نے شروعات کی؟ فاطمہ الفہری. صحابیات علم دے رہی ہے, عورتیں بہت بڑے بڑے کمالات دکھا رہی ہے, جو ہے اسی طرح بہت ساری عورتیں تھیں جو با کمال تھی خود نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں. جب صحابہ گر جاتے, زخم ہوتا, تو یہ سرجری کرتی, معلوم آپ کو, یہ سرجری کا نالج رکھتی, اور عورتیں جو ہے جو زخم ہوتے ان کو سیتی, مختلف آپریشنز کرتی. تو اسلام نے ان کو بڑھاوا دیا, چاہے میڈیکل کا فیلڈ ہو. میں نے آپ کے ایگزامپل رکھی, میں آپ کو ایسی عورتوں کی ایگزامپل دے سکتا ہوں جو نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں بزنس کرتی تھی. خود آپ صلی اللہ علیہ وسلم کی جو ہے بیوی, پہلی آپ کی وائف خدیجہ رضی اللہ عنہا, کیا کرتی تھی آپ؟ آپ ایک بزنس وومن تھی, اور آپ کا ٹریڈ چھوٹا موٹا نہیں تھا, انٹرنیشنل ٹریڈ کرتی تھی آپ. آپ کا مال مکے سے نکل کے شام جاتا تھا, انٹرنیشنل ٹریڈ وومن تھی, اور نبی اکرم صلی اللہ علیہ وسلم آپ کے قافلے لایا اور لے جایا کرتے تھے. تو بزنس کر سکتی ہے, وہ میڈیسن کی فیلڈ میں جا سکتی ہے, وہ ہر کام کر سکتی ہے شرائط, اسلامی شرائط کے ساتھ. لہٰذا یہ مسلم کمیونٹی کا ایک ڈرا بیک ہے کہ ہم لوگوں نے یہ سمجھا عورتوں کا کوئی کام نہیں دین اور شریعت میں, ان کو کوئی علم نہیں دینا, نہ دینی نہ دنیاوی, اور ان کو پیچھے رکھ دیا. نتیجتاً ہماری نسلیں بھی پیچھے ہو گئی. جب عورتیں علم اور ہنر اور فن میں آگے تھی، وہ نسلیں بھی دنیا میں یاد رکھی آگے تھی، جب عورتیں پیچھے ہوگی نتیجتاً بچے ان سے پیدا ہوتے ہیں وہ بھی پیچھے جاتے ہیں، لہٰذا اسلام میں اہمیتیں ہمیں دینا چاہیے، اگر کچھ لوگ نہیں دیتے ہیں ان کو ہمیں بڑھاوا اور ابھارنا چاہیے، اور اس غلط فہمی اور مسکنسیپشن کو دور کرنا چاہیے، ان کا پورا حق ہے لیکن پردے کے حدود کے ساتھ، لمیٹیشن جو اسلام نے دی اس کے ساتھ وہ کرنا چاہے تو بالکل علم حاصل کر سکتی ہے۔ مائک نمبر ٹو پہ جائیں۔ میرا سوال یہ ہے کہ جو آج افیئرس کا بہت زیادہ مسئلہ چل رہا ہے، مطلب آپ مطلب اپنے ساتھ میں کسی کو بھی دیکھ لیں وہ کسی نہ کسی طریقے سے ملوث ہے، تو ہم اپنے دوست کو کس طریقے سے روک سکتے ہیں، اس کو کس طریقے سے سمجھا سکتے ہیں کہ وہ اس چیز سے بچ جائے اور وہ مطلب اس چیز سے رک جائے؟ کیونکہ میرا ایک بہت ہی زیادہ کلوز فرینڈ تھا، وہ جس کو میں مانتا تھا کہ وہ نہیں کرتا ایسا، لیکن وہ بھی اس میں ملوث تھا، تو میں چاہتا ہوں جیسے اس کو واپس لے کے آیا ہوں، تو کس طریقے سے میں اس کو سمجھا سکتا ہوں؟ بھائی نے ایک سوال کیا کہ جو افیئرس کے تعلق سے میں نے معاملہ کہا، آج وہ دیکھتے ہیں کہ سارے لوگ اس میں ملوث ہیں، اس میں شامل ہیں، یہ اللہ کا فضل ہے کہ الحمد للہ نے آپ کو بچا لیا، چونکہ خاص دوست تھا وہ بھی اس میں شامل ہے، بھائی کو پتا چلا۔ تو بھائی دیکھیے، میں نے جو کہا ایجوکیشن کے لیے، یہ ایک بہت بڑا روڑا ہے، نکاح انسان کا ہونا ہے، ٹھیک ہے، شادی اس کی ہونا ہے، لیکن انسان جو وقت ایجوکیشن کا ہے وہ ایجوکیشن کے ٹائم پہ یہ ساری چیزوں میں افیئر وغیرہ میں لگ جاتا ہے، اور اپنی جوانی اور اپنی زندگی کو ہم دیکھ رہے ہیں، مسلم نوجوان برباد کرے، اپنی صلاحیتوں کو برباد کرے۔ یہ اصل بولے تو عشق مزاجی جو ہوتی ہے، یاد رکھیے یہ ایک قسم کا جذبہ ہے، یہ ہیومن نیچر ہے، یاد رکھیے۔ اسلام نے اس نیچر کو ختم نہیں کیا، صرف اس کو کنٹرول کیا۔ اسلام میں ایسا نہیں ہے کہ لوگ بولتے ہیں اسلام محبت کا، بہت مضبوط محبت کا تصور اسلام ہے، لیکن کنٹرول ہے، اس کے پورے خاکے، اس کے لمٹس ہیں، یاد رکھیے اس کے دائرے ہیں۔ تو لہٰذا اپنے دوست کی آپ اصلاح کریں، انہیں آپ سمجھائیں کہ یہ جذبہ جو انہوں نے رکھا ہے، یہ ابھی ان کے تعلیم کے لیے خطرہ ہے، یہ ابھی ان کے، ظاہر سی بات ہے وہ لوگ خود سے طے کر رہے ہیں، تو اسلامی شریعت کے بہت سے حدود ٹوٹیں گے، ہے نا، غیر محرم سے بات کرنا، غیر محرم سے ملاقات کرنا، ٹھیک ہے، اسی طرح اگر اللہ رحم کرے یہ بات آگے بڑھ گئی تو یہ بہت زیادہ نقصان دہ ثابت ہو سکتی ہے، ان کے گھر والوں کو پتا چلے تو کتنا فتنہ ہو سکتا ہے، لہٰذا آپ ان کو بتائیں، ان کو سمجھائے، اور ان کے جذبے کو صحیح رخ دینے کی بہرحال کوشش کریں۔ اس کی بہت زیادہ تفصیلات میں چونکہ وقت نہیں ہے، عنوان تعلیم سے تھا، آپ کوشش کریں ان کی اصلاح کریں، اور بہت سارے علماء کی اس پہ کتابیں اور تقریریں وہ سنیں تاکہ کس طرح سے آپ ان کی اصلاح کریں، مکمل طور سے انشاءاللہ اس میں آپ کو پتہ چلے۔ یہ مائک نمبر ایک سے انشاءاللہ یہ سوال لیں گے۔ مجھے آپ کی بات سے بہت امپریس فیل ہوا، آپ نے فیملی کی بات کی تھی کہ بچے آپس میں ایک دوسرے کی صلاحیتوں کو لے کے وہ رہتی ہے، اب جیسے اگر ایک بچہ فرسٹ کلاس لایا، ایک بچہ سیکنڈ کلاس، اور ماں باپ نے یہ کہا کہ فرسٹ کلاس والا بچہ زیادہ ترقی کرے گا، اور اس نے بھی یہی سوچا، وہ سیکنڈ کلاس والے کو اگر یہ کہنے لگے کہ تم یہ نہیں کر سکتے، تم مجھ سے کمتر ہو، تمہیں مر جانا چاہیے، یا اس کو کوئی بددعا دینے لگے، تو اس کنڈیشن میں ماں باپ کو کیا کرنا چاہیے، بڑی اولاد کو کیا سمجھانا چاہیے؟ بھائی نے ایک بہت اچھا سوال کیا، جنرلی فیملیز میں یہ ہوتا ہے، جہاں بچے ہوتے ہیں والدین یہ سوچتے ہیں کہ سارے بچے ایک جیسے ہو، حالانکہ وہ یہ نہیں سمجھتے کہ وہ خود جب بچے تھے تو سب ایک جیسے نہیں تھے، ٹھیک، سب ایک جیسے ہو، لہٰذا نتیجہ یہ ہوتا ہے کہ وہ اپنے بچوں میں تفرق کرتے، فرق کرتے، ایسے کہ جو بچہ اچھا پڑھتا فرسٹ کلاس کہتے تم کامیاب ہوں گے بیٹا، تم دنیا میں بہت آگے بڑھنے والے ہو، تم ایسا کرنے والے ہو، تم ویسا کرنے والے ہو، اور جو کامیاب نہیں ہوتا تو اس کو کہتے کہ تم تو بیکار ہو، ناکارا ہو، اور پھر بددعائیں دیتے کہ کچھ فائدہ نہیں ہوا، تمہارا باپ کما رہا ہے لیکن تم پر لگا رہا ہے اور تم کچھ کرتے نہیں ہو، اس طرح سے کہتے ہیں۔ بڑا بچہ یہ سوچتا ہاں میں تو اب فرسٹ کلاس ہوں تو لہٰذا میں تو انشاءاللہ آگے بڑھنے والا ہوں، وہ بیچارہ دوسرا سوچتا ہے ماں باپ نہیں بول دیا، بددعائیں بھی دے رہے، شاید میں کچھ کام کا نہیں ہوں دنیا میں۔ تو میں کہوں گا والدین سے، دیکھیے بچوں میں علم کے، تعلیم کی وجہ سے اور پرسنٹیج کی وجہ سے اللہ کے لیے فرق مت کیجیے، اس لیے کہ اس میں جو بچی کچی صلاحیت ہے دوسرے بچے میں، دیکھیے اللہ نے ہر انسان میں یونیک صلاحیتیں دی ہیں، اس کو صرف ایکسپلور کرنے کی ضرورت ہے، ایک ایسا گائیڈ چاہیے جو نکالے اس میں سے وہ صلاحیت، اور وہ ماں باپ ہو سکتے ہیں، اور اگر وہی ماں باپ یہ کہے تم تو ہمارے لیے فتنہ بن چکے ہو، تم تو بیکار ہو، تم تو بوجھ بن چکے ہو، اور بدعائیں دے رہے ہیں، یہ بہت غلط بات ہے، یہ تربیت صحیح نہ ہونے کا نتیجہ ہے، یا جس کو کہیں گے کامیابی اور ناکامی کا کانسیپٹ نہ سمجھنے کا نتیجہ ہے۔ اور یہ بڑی تعجب کی بات ہے، یہ کیسے کوئی کہہ سکتا ہے کہ کوئی بچہ فرسٹ کلاس آئے تو وہی زیادہ کمائیں گا اور اچھا ہوں گا، اور جو بچہ فرسٹ کلاس نہ آئے تو وہ کم کمائیں گا اور اچھا نہیں ہوں گا؟ دیکھیے ہم نہیں جانتے آگے چل کے کیا ہونے والا ہے، ہم نہیں جانتے، اور یہ بات ہم دیکھتے دانشوروں کے اقوال، ٹھیک، اے پی جے عبد الکلام جو بہرحال ہمارے پریسیڈنٹ رہ چکے انڈیا کے، ان کا بھی ایک قول تھا، وہ کہتے ہیں کہ انڈیا کے سب سے بیسٹ مائنڈ اسکول کے لاسٹ بینچز پہ بیٹھتے ہیں، وہ کہا کرتے تھے سب سے بیسٹ مائنڈ اسکول کے لاسٹ بینچز پہ بیٹھتے ہیں، टीचर उनको एक्सप्लोर करे, उनकी सलाहियत जैसे कि एक बच्चा पीछे बैठा है और वो मजाक अच्छा करता है, पढ़ता अच्छा नहीं है, इसका मतलब उसमें समझने की सलाहियत बहुत ज्यादा है, क्योंकि मजाक को समझना हर आदमी का काम नहीं होता है। कभी कभी जो कोई करता है सामने लाला खामोश है, लोग बोलते तेरे लिए जाफरा नहीं है, माइंड है। तो गोया मजाक उड़ाने वाला बच्चा शातिर है, जहन की तेज है, उसकी सलाहियतों को एक्सप्लोर कीजिए, उसका फील कुछ और है। समझ रहे हैं बात को? ये समझने की जरूरत। तो वालिदैन, मैं कहूंगा अल्लाह के लिए, बच्चों को सिर्फ परसेंटेज की वजह से कामयाबी और नाकामी के सर्टिफिकेट्स बचपन में ना दे दे। पता नहीं ये आगे चलकर क्या हो रही, मैं ही नहीं कह रहा हूँ जो अच्छा है वो नाकामी होगा और जो बुरा है वही कामयाब होगा, मैं ये नहीं कह रहा हूँ। मैं ये कह रहा हूँ हम क्यों ये सोचते हैं और ये जहनियत क्यों बना ली हमने, जहनियत को चेंज करने की जरूरत है। और वैसे भी जो वालदैन बहुत कुछ करते हैं बच्चों के लिए, वो कह सकते हैं यहाँ तो कुछ नहीं करके खाली रिजल्ट के दिन, हमारे वालदैन का हाल ये है, अल्लाह रहम करे, सबका नहीं लेकिन अक्सर का, रिजल्ट के दिन पूरा जज्बा जागता, लाओ रिजल्ट बताओ बताओ बताओ बताओ रिजल्ट, साल भर तो ये नहीं पूछे किताब बुक बताओ, होमवर्क बताओ, क्लास वर्क बताओ, टेक्स्ट बुक बताओ, नहीं रिजल्ट बराबर बताओ, ये लाए ये किया तुमने साल भर। अगर बच्चे ने आपकी इज्जत ना कर तो ये पूछ लिया, मम्मी आपने साल भर क्या किया मेरे लिए, डैडी आपने तो बात भी नहीं की पूरे साल, और मुझसे आज आप सवाल करते हैं कि ये रिजल्ट, तो ये तो ऐसा ही हुआ कि हम जो है साल भर कुछ ना करें और एक दिन सोचे कि मैंने झाड़ लगा दिया था, कहाँ लगा हुआ झाड़, हिफाजत कौन करेगा झाड़ की, बकरियों से और मुर्गियों से और माहौल से और माशरे से, हाँ कौन, कुछ नहीं, झाड़ लगा के चले गए साल भर बाद, झाड़ कहाँ है, देखो कितना बेकार सिस्टम है, झाड़ लगा के गया था एक साल पहले, कुछ नहीं हुआ, मेहनत करना होती। तो वालदैन का भी एक मसला है, रिजल्ट के दिन पूरा सब जागता उनका जज्बा और जोश, और नाक भी उस दिन कट जाती है, रिजल्ट अगर खराब है तो नाक काट दिए तुम्हें, वो भी सोचता हूँ साल भर तो कभी दिखते नहीं हजरत, आज बड़े नाक काटती है। हालत ये, कोशिश करें, और जो वालदैन कोशिश करते ना वो जानते हैं हर बच्चा एक जैसा नहीं होता है, तो उनके बच्चों की सलाहियत को एक्सप्लोर करें, और उनमें इस वजह से वालदैन हरगिज हरगिज तफर्रुक ना करें, और खास तौर से ये तकदीर के फैसले ना सुना दे कि ये कामयाब है और ये नाकाम है, हो सकता है जिसको नाकाम समझ रहे हो वो इससे और ज्यादा कामयाब हो, हालांकि ये भी कामयाब होगा, ये और ज्यादा कामयाब, अल्लाह बेहतर जानता है। जी अस्सलाम वालेकुम, मेरा नाम मोहम्मद यूसुफ है, मैं अलीगढ़ में रहता हूँ, और हमारे अलीगढ़ में दारुल उलूम नदवतुल उलमा की एक ब्रांच है, वहीं तालीम हासिल करता हूँ। मेरा सवाल ये है कि हमारे वाले साहब भी मतलब बाहर रहते हैं, घर में वालदा वो भी ज़्यादा पढ़ी हुई नहीं है, हमारा और जो भाई है मतलब घर पे टीवी भी नहीं है, लेकिन आजकल जब मोबाइल का दौर आ गया है तो अक्सर मोबाइल हम जब देखते हैं तो अक्सर गलत चीज़ें मिलती हैं, तो हम उसको किस तरीके से उभारें कि हमारा भाई मतलब जो सही इस्लामिक वीडियोज हैं उनको देखे और वो खुद भी एक अच्छा इंसान बन जाए, मतलब उसको किस तरीके से हम उभारें जिसके मतलब मोबाइल का गलत इस्तेमाल ना करे वो। देखिए भाई ने एक सवाल किया कि वो तालिबिन में स्टूडेंट है, वो एक जो है जामिया से पढ़ रहे हैं, और उनके भाई है लेकिन वालिद साहब बाहर है, और छोटा भाई जो है मोबाइल का गलत इस्तेमाल कर रहा है, तो उसको कैसे समझाएं? देखिए क्या होता है कि बच्चों में एक फितरत ये होती है, वो लोगों को जो काम करते हुए देखते हैं वो काम करना चाहते हैं। जिसकी अगर मैं मिसाल दूं, एग्जाम्पल दूँ, तो एक ज़माना था आज से 10 साल पहले का ज़माना या 10 से 15 साल, जब आप घर में दाखिल होते तो बच्चा सबसे पहले क्या मांगता था, क्या मांगता था, वालिद के हाथ में की गाड़ी की चाबी, क्यों, तो वो देखता था वालिद कंटिन्यूअसली घर में है तो चाबी चाबी चाबी कहाँ, चाबी रखेगा, चाबी उठा कर रखो, चाबी घूमी तो मुश्किल होती, चाबी कहाँ रख दीजिए, चाबी का ही मामला, चाबी नहीं तो गाड़ी चालू नहीं होगी, तो चाबी, बच्चा आते क्या आपको बोलता था, चाबी मांगता था। आज बच्चे क्या मांगते घर में आते, हैंडसेट मोबाइल मांगते, अब चाबी का दौर चला गया, तो बच्चे वही चीज मांगते जिस चीज को वो बड़ों को बार बार बोलते हुए और करते हुए देखते हैं। अब ठीक है घर में आपके माहौल नहीं है ये सब चीज़, फिर भी लेकिन मोबाइल का एक कल्चर है, सभी लोग मोबाइल यूज़ करें, तो अगर उनको ऐसी किसी चीज़ की आदत हो गई है तो सबसे पहले ये करें कि कोशिश करें कि अब उसको कंट्रोल में कैसा लाया जाए। जैसा होता है ना किसी को एडिक्शन, नशे की आदत हो जाए तो अचानक नहीं छोड़ता है, धीरे धीरे धीरे धीरे धीरे करके उसके साथ निकोटीन अगर लेता है, मतलब सिगरेट वगैरह पीता था, उसका लेवल कम करते करते किया जाता है। तो ये जो आपने कहा ना देखने का नशा है, ये मैं जानता हूँ ऐसे बच्चे जो अगर 1 घंटा 2 घंटे ना देखे हैंडसेट या टीवी, वो रेस्टलेस हो जाते हैं, वो सताते हैं वालिदैन को, तकलीफ देते, बल्कि काटते भी कभी कभी 4-5-6 साल के बच्चे भी कि वो लगा के दो हमें, तो ये एडिक्शन है। उस एडिक्शन को आप कोशिश करें धीरे धीरे कम करें और उसको कन्वर्ट करें, फॉर एग्जांपल अगर वो कुछ भी और देखते हैं कोई और चीज़ तो कन्वर्ट करें उनको स्कॉलर्स की तकरीरें या ऐसी चीज़ें जो उनको पसंद आए, धीरे धीरे करके करें और उनको गुजारिश करें। और कंटिन्यूसली एक बात कहूँगा, वालिदैन बच्चों को ज़रूर समझाएं, नसीहतें करना ये बड़ी अहम चीज़ है। मेरे इस प्रोग्राम की शुरुआत में लुकमान अलैहिस्सलाम की نصیحتیں دہرائی گئی جو لقمان علیہ السلام نے اپنے بیٹے سے کی تھی. نصیحتیں کیجئے کنٹینیوسلی, والدین کا کام ہے بچوں کو نصیحتیں کرے. تو اس بچے کو, آپ کے بھائی کو, آپ کے والد فون کے ذریعے, آپ کی والدہ ساتھ رہتی ہے, کنٹینیوسلی امر کرے بہت اچھے انداز سے, بیٹا یہ ایسا کرو, بیٹے یہ ایسا کیا کا بیٹا, یہ سنا کرو. ہو سکتا تھوڑے دن وہ جھنجھلائے, ریپلائی کرے, لیکن آپ سوچئے کہ ابھی کچھ مسئلہ ہے اس لیے وہ ریپلائی کر رہے ہیں, برا نہ مانے, توہین نہ سمجھے. اور ان کو جیسا کہ ایک بچہ چھوٹا آنکھ کی طرف جائے تو آپ کیا کرتے ہیں, اس کو روکتے ہیں, اس کو سمجھتے ہیں, اس کو تو اٹریکشن دکھتا ہے. اگر وہ آپ کو کاٹے, آپ جب روکتے بیٹے مت جاؤ, کاٹے تو آپ کیا کرتے, اس نے کاٹا تو آپ پنچ مارتے اس کو کہ میں آنکھ سے روک رہا ہوں, تم جاؤ جاؤ آنکھ میں جانا تو جاؤ, میں تو اچھا کام کر رہا ہوں, اس کو نہیں سمجھ رہا. تو ابھی سمجھ لیجیے ان کے فیس بھی ایسی. تو اگر وہ کچھ برا کہہ دے, کچھ غلط بات کہیں, تیز کرے, تو دھیرے دھیرے سمجھائیے, سمجھا کے اس شوق کو جو کچھ چیز دیکھ رہے ہیں اس کو کنورٹ کرے کہ تقریر ہے یا ڈاکیومنٹریز دیکھیں. اور دھیرے دھیرے اس کا لیول, دو گھنٹے دیکھتے تو ایک گھنٹہ دیکھتے تو 45 منٹ, 45 منٹ آدھا گھنٹہ, دھیرے دھیرے کم کرے, انشاءاللہ عزیز وہ کریں گے. اور پھر ماں کے پاس ایک سب سے زبردست چیز جو ہے وہ دعا ہے اس کی, ہے نا, تو دعا کرے انشاءاللہ عزیز, کوشش کا دعا, دونوں مل کے انشاءاللہ ایسے نوجوان یا ایسے بچے جن کو ایسے ایڈکشن ہے انشاءاللہ عزیز اس کا حل ضرور نکلے. ایک سوال آخر لے لیتے ہیں. جی, مائی نیم از عرفان خان, آئی ایم ان امپلائی آف علی گڑھ مسلم یونیورسٹی. آئی وڈ شیئر اے اسمال لائف ایکسپیرینس وتھ یو. آئی گاٹ فور برادرز. When they got married, they were about to beget children. When they were about to beget children, they developed an urge or an insight, you can say, to send their would-be newborn, once they get older, 5, 6, 7 years old, to madaris and make them, you know, good alims or good fazils or, for that matter, qari. But in due course of time, as their children grew, they changed their mentality, they changed their attitude, and then at the end of the day they thought that sending their children to madaris and making, you know, hafiz or hafiza out of them would be a waste of time, or you can say would be a waste of money, because it is a pre-thought orthodox ideology that children who are sent to madaris, they do not become successful. As a parent, as a father, I have got two sons. One is 5-year-old, his name is Arib, and the second one is 3-year-old, his name is Abdullah. I have decided once for good that both are going to become Hafiz of Quran. Success has nothing to do with what they become and what they do not. The second thing is that, the second part of the question is, in families where the parental lineage, generation from generation to generation, belongs to business class, they are now coming forward and sending their children to the field of education. On the other hand, ek sawal mera ye ki ye zehniyat kaise badle ke agar wo tijarati mamlaat hai ghar mein aur bacche ko wo education ki field mein bhejna cha rahe hain, aur agar kahin kisi ghar mein bachcha tijarat ki taraf inclined hai aur zabardasti اس کے اوپر بالکل شدت کے ساتھ یہ زور دباؤ ڈالا جائے کہ نہیں تم کو ایجوکیشن میں ہی جانا ہے, تو یہ دونوں چیزیں میں جاننا چاہتا ہوں کہ یہ ذہنیت کیسے بدلی جائے. بھائی کے سوال کا میں مختصر جواب دیتا ہوں. پہلا حصہ یہ تھا کہ لوگ اپنے بچوں کو عالمیت وغیرہ کے لیے ڈالتے ہیں, لیکن یہ سوچتے ہیں کہ ایٹ دا اینڈ آف دا ڈے کیا فائدہ, اس لیے کہ اس کا کچھ فائدہ نہیں ہوگا. تو یاد رکھیے یہ ایک ہماری مینٹالٹی کا نتیجہ جو آج ہو چکی ہے, اس لیے کہ ہمارے پاس یہ ہوتا ہے کہ جو سب سے شارپ اور بلین بچے ہوتے ہیں وہ کہاں جاتے ہیں, ہم جانتے ہیں, اسکول کالجز میں. اور جو بچہ کچھ نہیں کرتا تو والد اس کو ایز اے وارننگ بولتے, مدرسہ ڈالوں اگلے سال فیل ہوئے نا تو مدرسہ جانے والے ہو تم, یہ وارننگ دی جاتی, جس سے ایک سائیکولوجی بچوں کی ڈیولپ ہوتی ہے کہ مدرسہ اچھی جگہ نہیں ہے, ٹھیک ہے. اور وہیں اسکول جو بچے جاتے ہیں ان کو بڑھاوا دیا جاتا ہے, ان کی تعریف کی جاتی ہے, مجلس اور محفلوں میں اسی کا ڈسکشن, بچہ کہاں جا رہا ہے, کون سے اسکول میں جا رہا ہے, کیا پڑھ رہا ہے, کون سا بورڈ ہے, اس طرح سے ہوتا ہے. مدرسے کا کوئی پوچھتا نہیں کون سا بورڈ ہے اور کہاں جا رہا ہے اور کون سے مدرسہ, ٹھیک ہے ان کا بچہ مدرسہ. ہم نے خود مارجنلائز کیا, مطلب ہم نے خود اس چیز کو ہلکا سمجھا, بیکار سمجھا, ٹھیک ہے, جس کے نتیجے میں ہوا یہ. اور ہم نے کیا بھی ہے کہ ایسے ہی بچوں کو وہاں ڈالا جو نہیں پڑھ سکتے تھے, سب نہیں لیکن ایسا ہوا اکثریت میں, اور ایسے ہی بچوں وہاں بھیجا جو کچھ نہیں کر پا دنیا میں, اور کہا کہ جو کچھ نہیں کرتے وہی مدرسہ جاتے ہیں. ایک غلط امیج ہم نے کریٹ کی سب سے پہلے, ٹھیک ہے. اور اس کے بعد اس کا نتیجہ یہ ہے کہ آج سماج میں ایک بات پھیل گئی کہ جو اسکول جاتا بہت اچھا اس کا معاملہ ہے, مدرسہ جانے والا بیکار ہے یا کمتر ہے یا کامیاب نہیں کہلوائیں گا. اس سوچ کو تو ہم کو ڈسکس کر کے बातचीत करके बदलने की ज़रूरत है, क्यों? तो अल्लाह का इल्म, उसके दीन का इल्म, कुरान का इल्म हिफ्ज़ करने जा रहा है, उसका अपना एक मुकाम है, याद रखिए। और अल्लाह के पास बहुत बड़ा मुकाम है। आपने कहा कि अपने दो बच्चों को आप हिफ्ज़ में डालना चाहते हैं, बिल्कुल डालिए हिफ्ज़ के साथ, लेकिन उनको एकेडमिक एजुकेशन, स्कूल वगैरह भी डालिए, और ये बिल्कुल मुमकिन है आजकल माशाल्लाह, वो भी करवाइए, ताकि आपका बच्चा जहाँ हाफिज हो वो कुरान की आयतों को बहुत अच्छे से समझता हो, इसलिए कि वो रिलेट कर सकता हो आज के माहौल और माशरे से, उस चीज़ को ये करने की ज़रूरत है। दूसरा सवाल का हिस्सा था कि एक फैमिली है जो बिजनेस क्लास है, वो अपने बच्चों को एजुकेशन में डाल दें, एक बच्चा जो एजुकेशन गेन ही नहीं करना चाहता, बिजनेस करना चाहता, वो फोर्स करते हैं। तो देखिए, सर्टन लेवल ऑफ एजुकेशन तो सबको गेन करना ही होगा, बेसिक, जिसको हम कहेंगे आज के दौर में ग्रेजुएशन, मान सकते हैं कि बेसिक एजुकेशन आज ग्रेजुएशन। सर्टन लेवल के बाद मैं कहूँगा फिर बच्चे अपनी फील्ड को तय कर ले कि मुझे अब इसके आगे नहीं पढ़ना है, या एटलीस्ट 12th हो सकता है किसी इलाके में, या कहीं 10th हो सकता है। सर्टन लेवल के बाद मैं कहूँगा वो बच्चा फिर बिजनेस करे, ठीक है, वरना ऐसा ना हो कि वो कुछ भी ना करे कि नहीं मुझे तो बिजनेस करना है और मैं स्कूल मदरसा कॉलेज जाऊँगा ही नहीं, ये गलत होगा। लिहाजा जो बच्चे बिजनेस करना चाहते हैं, पेरेंट्स उनको बेसिक एजुकेशन दिलाए एक सर्टन लेवल तक, उसके बाद वो चाहे तो एजुकेशन गेन करते रहे अपने बिजनेस के साथ। और दूसरी तरफ वो फैमिलीज जो बिजनेस क्लास है वो चाहते अपने बच्चों को एजुकेशन में डाले, तो ये एक अच्छी बात है, चाहे वो एजुकेशन गेन करे फिर बिजनेस करे, चाहे फिर वो जो है एक सर्टन लेवल एजुकेशन गेन करके बिजनेस करे। लेकिन मैं वालदेन से यही कहूँगा, बच्चों की ख्वाहिशात देखिए, उनके इंटरेस्ट देखिए, और इंटरेस्ट देखने के बाद उनको जो है उसी फील्ड और फन में बढ़ावा दीजिए। तो इंशाल्लाह अज़ीज़, दुनिया ने देखा, हम लोगों ने देखा, इंजीनियरिंग का एक ड्रॉप आउट स्टूडेंट था जो फर्स्ट ईयर अपना क्लियर नहीं कर सका, लेकिन आज दुनिया की सबसे बड़ी आईटी कंपनी चलाता है, जिसके साथ एसोसिएशन या अटैचमेंट या जॉब करना लोग प्रिविलेज समझते अपना, माइक्रोसॉफ्ट, ठीक है। लेकिन मैं बढ़ावा नहीं दे रहा जो फेलियर से बहुत खुश हो कि बहुत अच्छा हुआ, मैं ये कहना चाह रहा हूँ उसका एक इंटरेस्ट था, उसने वो काम कर दिखाया। तो अगर ऐसा बच्चा इंटरेस्ट है उसका सर्टन लेवल ऑफ एजुकेशन, उसके बाद वो अपने फील्ड में जाए, इंशाल्लाह फिर एजुकेशन भी गेन करे, वो काम करे, ये फायदेमंद होगा। इसी पर अपनी बात हम खत्म करेंगे। वाखिर दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, व अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।